पाँचवटा लेखा राखिन्छ, धनी विराट छ। फर्मुला के हो? धनी विराट, धरोटी लेखा, निर्माण लेखा, विनियोजन लेखा, राजस्व लेखा, जिन्सी लेखा। नेपालको लेखा प्रणालीमा मलेपद्वारा निर्धारण गरिएको तोकिएको फर्मेटहरू के गरिन्छ? प्रयोग गरिन्छ। यसको सबै सार्वजनिक निकायमा के रहेको छ? एकरूपता रहेछ। यसमा कारोबार भएपछि आन्तरिक र अन्तिम लेखा परीक्षण के हुन्छ? अनिवार्य हुन्छ। अब योभन्दा कति परिचय लेख्ने? यसमा आन्तरिक नियन्त्रण प्रणाली सुनिश्चित हुन्छ। लेखा बुझ्नुपर्ने के छ र मलाई भन्नुहोस् न कि सर, यहाँनिर म बुझिनँ, अहिले मैले जति बोले त एक पन्ना गयो कि गएँ? लेखा परीक्षण भनेको के हो? लेखा परीक्षण भनेको के हो? आर्थिक कारोबार गर्दा स्रोत र अधिकारको प्रयोग गर्दा प्रयोगको सन्दर्भमा नियमितता, वैधानिकता हो र अनुशासन परीक्षण विश्लेषण गरी प्रतिवेदन तयार गर्ने काम के हो? लेखा परीक्षण। ठिक, सिम्पल सिम्पल कुराबाट राख्ने। त्यस पछाडि भन्ने यसले थोपला तिन संवैधानिक रूपमा, व्यवस्थापकीय रूपमा र कानुनी रूपमा। संवैधानिक रूपमा व्यवस्थापिकाले बजेट जुन विनियोजन गरौँ त्यसको मर्म अनुरूप खर्च भयो कि भएन? संवैधानिक रूपमा संविधानले तोकेको प्रचलित आर्थिक कार्यविधिको पूर्ण पालना भयो कि भएन? कानुनी रूपमा आर्थिक कारोबारसँग सम्बन्धित ऐन कानुन कार्यविधिको पूर्ण पालना भयो नभएको के गर्ने? लेखा जोखा गर्ने। लेखा परीक्षण किन? लेखा परीक्षण दुई कामको लागि, वित्तीय जवाबदेहिता सुनिश्चित गर्न, आर्थिक अनुशासन कायम गर्न, आन्तरिक नियन्त्रण प्रवर्धन गर्न र कारोबारमा भएको गल्ती त्रुटि छल कपटलाई पहिचान गरी आगामी दिनमा सुधारको लागि उपयुक्त के दिन? सुधार दिन। नेपालमा लेखा परीक्षणको लागि संवैधानिक रूपमा मलेपको व्यवस्था हो, आन्तरिक लेखा परीक्षणको लागि मलेनिका अन्तर्गतको कोलेनिकाको व्यवस्था र यसलाई लेखा परीक्षणमै 2063 सार्वजनिक खरिद ऐन 2000, लेखा परीक्षण ऐन 2075 सार्वजनिक खरिद ऐन 2063 र पटक पटक मलेनिका मलेपहरूबाट भएको प्रतिवेदनहरूलाई आधार मानेर के गरिन्छ? गरिन्छ। सक्यो। यो दुई प्रकारको हुन्छ, आन्तरिक लेखा परीक्षण, व्यवस्थापन पक्ष आफैले टाईको लागि, टिआइई टाई, टी भनेको टी क्यान टर्न ओभर, शीर्षक अनुसार खर्च र खर्च अनुसार बिल भरपाई छ कि छैन हेर्ने र पन्ना पल्ट, टी क्यान केयर टर्न ओभर। ठिक, ई भनेको थ्री ई, त्यसको मितव्ययिता, प्रभावकारिता र कुशलताको परीक्षण गर्छ। आई भनेको इन्टर्नल कन्ट्रोल सुनिश्चित गर्ने, अर्थात् यसलाई अन्तिम लेखा परीक्षणको पूर्व तयारीको रूपमा पनि लिइन्छ। सक्यो त अन्तिम लेखा परीक्षण, मलेपको स्वतन्त्र प्रतिनिधिद्वारा कारोबारको स्वतन्त्र परीक्षण गरी प्रतिवेदन पेश गर्ने कार्यलाई अन्तिम लेखा परीक्षण। यो पाँचवटा ताको आधारमा गरिन्छ, के को आधारमा? पाँचवटा सिद्धान्त हो, के गए पनि त्यही हो, पाँचवटा के? औचित्यता, मित्तव्ययिता, निमित्तता, कार्यकुशलता हो, प्रभावकारिता, यो अलग अलग सबैको लेखाजोखा गरिन्छ, संस्थागत प्रतिवेदन बनाएर संस्थामा दिन्छ र सबै सार्वजनिक निकायको एकमुष्ट प्रतिवेदन बनाएर राष्ट्रपतिलाई दिन्छ र उक्त राष्ट्रपतिले प्रधानमन्त्री मार्फत त्यो प्रतिवेदन व्यवस्थापिकामा के गराउँछ? छलफल गराउँछ। र जम्मैको उद्देश्य एउटै 11 थोप्ला बनाइराख्ने, आन्तरिक सोधे त्यही लेखिदिन्छौँ, अन्तिम सोधे त्यही लेखिदिन्छ, दुई दिनमा सातवटा फरक छुट्याइराख्ने। अब सोध्ने के हो? व्यवस्था पनि परिचय मिल्ने दिइहाल्छ, कोही मेरो गाह्रो छ, म त लेखाको मान्छे होइन, लेखाको विद्यार्थी पनि, लेखा पनि मलाई गाह्रो लाग्ने, त्यसै कारण मैले घोक्दिया छु पुरै के सोध? त्यसले घोक्दा पनि युनिक तरिकाले घोक्दिया छु, त्यो ल्याङ्ग्वेज त कारोबारको यथार्थ व्यवहारदेखि नै गरिराखिने, कागज पत्र खाता भई किताब राखिएका, त्यो ल्याङ्ग्वेज भन्ने मौद्रिक मूल्य र महत्त्वका घटनाहरू नियमित र व्यवस्थित अभिलेख्ने के हो? सक्यो नि कुरा, लाइनमा सिद्ध्याउने त अधिकृतले लेख्ने शब्द त लेख्ने, यहाँ त किन भूत चढिया छ कि यो टपिक गाह्रो हो हेर त हो राजस्वको बारेमा एक प्याराग्राफ लेख्न सक्दैन एक लाइन छिप्यो सक्यो दहिन्डाइहाल्छ ए भगवान् हो अब तपाईँको अलिकति आफ्नो दिमागलाई किन लाज गर्नुहोस् लेखामान भनेको लेखा राख्ने औपचारिक विधि र तरिका हो लेखा राख्नको लागि लेखाको कारोबार हुन्छ त्यो कारोबारलाई वैधानिक रूपमा प्रतिवेदन तयार गर्नको लागि प्रतिवेदनमा समावेश गर्ने औपचारिक सूचकहरूको एकीकृत रूप चाहिँ के हो लेखा मान मान भनेकै इन्डिकेटर हो कि यो खास गरी प्रतिवेदनसँग के छ सम्बन्धित छ के एकाउन्टिङ स्ट्यान्डर्ड लेखा मान लेखा जहाँ आउँछ त्यहाँ त एकाउन्ट के भयो एकाउन्टिङ के स्ट्यान्डर्ड एकाउन्टिङ स्ट्यान्डर्ड किन यो ल्याइयो त नेपालको लेखालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु र नेपालमा जुन दात्री निकायहरू छ त्यसको रिपोर्टिङ फर्मेट र हाम्रो रिपोर्टिङ फर्मेट बिच युनिफर्मिटी छैन त्यसकारण हामीलाई जुन दात्री निकायहरूले दिन्छ कहिलेकाहीँ शङ्काको घेरा लिएछ त्यसकारण होइन अब हाम्रो इन्डिकेटर पनि इन्टरनेसनल इन्डिकेटरसँग के हुनु पर्यो म्याच हुनु पर्यो र हामीले पनि त्यही फर्मेटमा अब रिपोर्ट के गर्नु पर्यो त्यही यो इन्डिकेटरहरूको एउटा एकीकृत के हो समूह खास गरी कारोबारको रिपोर्टिङमा एकरूपता ल्याउन यसको प्रचलन के भएको सुरुवात भएको जटवरी या यी फोर्थ पेपरमा गोविन्दले पढाएन अरे नि हेर्नुहोस् है साथी तपाईँहरू अति नै काम नगर्नुहोस् कि प्रत्येक टपिकमा आज घर गएर अनुमान गर्नुहोस् कि मलाई दुई प्याराग्राफ दसवटा सेन्टेन्स एघारवटा थोप्ला लेख्न आउँछ क्या त्यति लेख्न जुन दिन सक्नुहुन्छ त्यही दिन पास हुनुहुन्छ खेलाउने शब्दलाई खेलाउने के लाग्यो सब म आज सिकाउँछु यहाँ अर्गनाइजेसनमा आइसिटीको प्रयोग थिएन काम केबाट हुन्थ्यो म्यानुअलबाट हुन्थ्यो पेपर वर्क हुन्थ्यो ठिक काममा के हुन्थ्यो ढिलाइ हुन्थ्यो सूचना टाइममा प्राप्त हुँदैन थियो निर्णयमा के हुन्थ्यो ढिलाइ हुन्थ्यो यही सब कुरालाई अब यसले के गर्छ रिमुभ गर्छ अब अर्गनाइजेसनलाई कस्तो बनाउँछ अर्गनाइजेसनलाई के बनाउँछ पेपरलेस एन्ड स्मार्ट विकासको सङ्गठनलाई के बनाउनु पेपरलेस एन्ड के बनाउनु स्मार्ट अहिलेको दुनियाँको माग हो यो कि अब भद्दा अर्गनाइजेसन चाहिँदैन अब दर्ता चलानी शाखामा सेवाग्राहीलाई पठाउने होइन अब झ्यालमा सेवाग्राही र कोठामा सेवा प्रदायक बस्ने होइन सेवाग्राही जनार्दन हो घरमै बस्ने उसलाई जतिखेर फुर्सद हुन्छ त्यतिखेर के गर्ने सेवा लिने बिजुलीको बिल कतिखेर तिर्छौँ हामी जतिखेर फुर्सद भयो त्यतिखेर प्लेनको टिकट राति 12 बजे काट्न मिल्छ कि मिल्दैन कुनै अफिस जानुपर्छ ब्याट्री के गर्छ हो जनताले आफ्नो अनुकूलको सेवा लिने एउटा चाहिँ विद्युतीय शासन किन अर्गनाइजेसनलाई सार्वजनिक निकायलाई पेपरलेस के बनाउनु एउटै कुरा हो फेरि शब्दतिर नजाने कुनै चिज होइन त्यो धेरै अङ्ग्रेजी जान्नेलाई पर्ने पेपरलेस एन्ड लेस पेपर कागजको कम प्रयोग गरी गरिने कामलाई के भनियो लेस पेपर मैले भनेको के हो नो नो नो त्यो पनि होइन टोटल्ली पेपरलेस बिजुलीको टिकट काटे के अरे प्लेनको टिकट लान अहिले निवेदन दिनुपर्छ ट्याक्कै पैसा तिर्यो प्याट्टै सेवाबाट आउँछ कि आउँदैन त्यो हो पेपर ठिक हाम्रो गन्तव्य यो तर यसको लागि सुरुवात केबाट हुन्छ लेस पेपरबाट हामी जहिले लेख्ने के हो गन्तव्य लेख्ने ठिक चुले निम्तो दिएपछि छोराको नाम लेखिरहनु पर्छ छोरा फुलिन पाउँछ त्यो फुलिन पाउँदैन त्यस कारण बाउकै नाम लेखिदिन्छ त्यस पछाडि त्यस पछाडि डिसिजन हिजोसम्म डिसिजन केले हुन्थ्यो मान्छेले गर्थ्यो ढिलो हुन्थ्यो सुत्नु नै पाउँदैन थियो डिसिजनलाई के बनाउन इजी एन्ड फास्ट नेपाली लेख्नेले निर्णय प्रक्रियामा सरलता र शीघ्रता नेपाली शब्दहरू पनि राम्रै छ के अरे सरलता र शीघ्रता दियो विकास सम्बन्धी निर्णय विकाससँग सोधियो भने विकास सम्बन्धी निर्णयलाई के गर्न विकास सम्बन्धी निर्णयमा सरलता र शीघ्रता ल्याउनु, सेवासँग सोध्नु पनि सेवा प्रवाह सम्बन्धी निर्णयमा सरलता र शीघ्रता ल्याउनु। ठिक, हिजोसम्म जो जनता अफिसमा आउँथ्यो उसले मात्रै सेवा पाउँथ्यो, जब आइसिटीको प्रयोग हुन्छ जनता अफिस आइरहनु पर्दैन, अफिसै जनताको केमा जान्छ, घरमा जान्छ, जान्छ कि जाँदैन, अर्थात् पिपुल पार्टिसिपेसन, पिपुल्स पार्टिसिपेसन, पिपुल्स पार्टिसिपेसन। बराबर, जनसहभागिता के गर्नु, अभिवृद्धि गर्नु, अर्को सङ्गठनमा के रोल गर्छ, अर्को सङ्गठन, हिजोसम्म जनताको सङ्गठनप्रति कुनै विश्वास थिएन, हुन्छ कि हुँदैन, फर्किनु पर्छ कि, तर सूचना प्रविधिको प्रयोग गरिसकेपछि पिपुलको ट्रस्ट के हुन्छ, बढ्यो, पिपुल ट्रस्ट, पिपुल्स ट्रस्ट, सेवाप्रति विकासप्रति जनविश्वास के गर्न, अभिवृद्धि गर्न हो। हेरौँ त सङ्गठनलाई के बनाउनु, पेपरलेस स्मार्ट बनाउनु, निर्णयमा शीघ्रता र सरलता ल्याउनु, कार्यालयमा नागरिक सहभागिता अभिवृद्धि गर्नु, सङ्गठनप्रति जनविश्वास बढाउनु, विकासप्रति जनविश्वास, विकाससँग छ भने विकासप्रति के जनविश्वास बढाउनु। अर्को, हिजोसम्म प्रत्येक टेबुलमा अलग अलग मान्छे थियो, ए एउटाले दर्ता गरेछ, एउटाले चलानी गरेछ, एउटाले फाइल खोजिया छ, हो एउटाले सेवा दिया छ, कति कस्ट लाग्यो, लाग्यो कि लाग्यो, कति समय लाग्यो, हौ यहाँ अब कस्ट एन्ड टाइम, कार्यालय सञ्चालनको लागत र समय के गर्न, मिनिमाइज गर्न, कस्ट एन्ड टाइमको मिनिमाइज, सञ्चालन खर्च, सञ्चालन लागत के गर्न, न्यूनीकरण गर्न। एउटै कम्प्युटर लिएर एकजना मान्छे बस्यो भने यो जम्मै काम भ्यायो कि भ्यायो, चाहिएको बेलामा चाहिएको सूचना प्याक्कै वान क्लिकमा आउँछ कि आउँदैन, सम्भव पनि छ गरियो भने, तर गर्न जम्मै अल्छी छ, के गर्नु, कोही गर्न रुचाउँदैन, किन खेला मेला नै यही छ, जाउँ त सिडिओ कार्यालयमा, नागरिकताको अभिलेख भेट्दैन यहाँ, सिडिओ भनेको त अल इन अल होइन नि जिल्लाको, म एउटा जिल्लाको सिडिओ, मेरो साथी हो, मैले अस्ति सुझाव दिएर आएँ, मैले भने तिमी दसवटा नगरपालिकाको प्रमुखलाई, गाउँपालिकाको प्रमुखलाई एकदिन चिया खान बोलाउनु र सबलाई भनौँ, ए हजुर मलाई केही चाहिँदैन, दुई दुईवटा कम्प्युटर, दुई दुईवटा कम्प्युटर अपरेटर छ महिनाको लागि उपलब्ध गराइदिनुहोस्, र जम्मै पुरानो अभिलेखलाई शक्तिशाली क्यामेरा लिएर फोटो खिचेर स्क्यान गरेर राखिदेऊ न, त्यहाँ ट्याक्कै आउने बित्तिकै, खिच्ने बित्तिकै, बुवाको नाम खिच्ने बित्तिकै देखियो कि देखिएन, अभिलेख गरौँ नै, हामी नगरे कसले गर्ने, मालपोतमा जाउँ त मुठ भेट्दै भेट्दै, त्यो दाई आएन भने त्यो दिन कामै हुनेवाला, हुनुपर्ने इन्स्टिट्युसनल मेमोरी भइरहेको छ, पर्सनल म त्यही हेरिदिने, इन्स्टिट्युसनल मेमोरी बढाउनु, इन्स्टिट्युसनल मेमोरी इन्स्योर गर्नु, इन्स्टिट्युसनल मेमोरी के गर्नु, इन्स्योर गर्नु, सुनिश्चित गर्नु, संस्थागत स्मरण हो, बिना मोठ मोठ भेट्नेवाला बिस रुपियाँ दिनै पर्छ त्यो दाइलाई, नभए खोज्ने भयो, ल यसमा पाँच छवटा थोप्ला हो, सेवा प्रवाहमा यसको भूमिका छ, छ, यदि भएन भने सेवा प्रवाह फास्ट हुनसक्छ, विकास फास्ट हुनसक्छ, एकुरेट रेकर्डै भेट्दैन, निर्णय नै एकुरेट हुँदैन, विकासै एकुरेट हुन सक्दैन, त्यस पछाडि वर्क, अहिले हाम्रो देशमा कसरी काम हुन्छ, एबिसिडीको आधार, ए बिसिडी, एबिसिडी भनेको आफ्नो मान्छे राम्रो मान्छे भनेर पहिले काम गरिदिने, बी भनेको भनसुनको आधारमा काम गरिदिने, आफू भित्र छौ सेवा गाइडलाइनमा छ, आफ्नै साथी एउटा आयो भने अनि साथीको आफ्नो भित्र आउँछ, अरूको फाइल धन्ती रहन्छ, साथीको काम भएर गइसक्छ, अहिले फेस सोइङ के छ, बिहेभियर छ, अनुहार हेरेर काम गर्ने के छ, प्रवृत्ति छ, जब सूचना प्रविधिको प्रयोग हुन्छ अनुहार हेरेर काम गर्ने प्रवृत्ति के हुन्छ, खत्तम हुन्छ, अर्थात् फेसलेसनेस, के अरे लेख्नुहोस् त, फेसलेसनेस, working environment. Healthlessness, working environment. ठीक अर्को अहिले काममा भनसुन छ, 20 नम्बरको फाइल राखिरहेको छ, 2 नम्बरको के 2 नम्बरको फाइल राखी छ, 20 नम्बरको फाइलवाला मान्छे आफ्नो वरि काम भएर गइहाल्छ। भनसुनबाट आएको छ भने आफूले चेम्बरमा बोलाएर हजुर आउनुहोस् न, चिया लिने कि कफी लिने, हाटवालालाई त्यही बोलाएर, म त्यही गर्दैन, अरू हाटवालालाई त्यस्तै गरेको देखेको छु, म त सचिवलाई पनि ल्याइरहेको थिएँ, म कुनै बेला हाकिम थिएँ, सचिव जानुभयो, बालवाला सचिव टक्क मेरो कोठामा छिर्नुभयो, मैले भने हजुर नमस्कार, चिया खाने हो कि कफी खाने, होइन होइन यो सानो कामको लागि आएको छु, त्यति हेर तिमी, मैले पनि हजुर एक दिन सेवाग्राही बनेर सेवा लिँदा कस्तो आनन्द हुन्थ्यो, मेरो सर म त्यहीँ गएर थोरै छ यसो लाइनमा एकछिन गपसप गर्दै गरौँ कि हजुर, अँ हुन्छ जाउँ न भनेर 25 जना पछाडि लाइन लगाइदिएको, म पनि सँगसँगै गर्ने, किन म सँगसँगै जानु पर्यो, किनभने ध्यान नबस्ने केटाकेटीको बानी के थियो, बिग्रेको थियो, मलाई देखाइ दिएको त कुनै भिआइपी होला भनेर झट्ट केटाहरू पनि स्ट्यान्ड बाई बसेर छिट छिटो गरेर अनि पठायो। तर उहाँ त ढड्डै चाहिँ माथि बोलाएर काम गर्नेवाला, एक दिन सेवाग्राही बोलेर सेवा लिन कति आनन्द आउँछ, अनि पोलिसी मेकिङमा यसले केही हिट गर्छ कि, केही विस्तार गर्नुपर्छ कि, त्यस पछाडि फेरि मैले चिया खाएको हो कि बुढाले यसले बम बम भइसकेको छ, म भुलिसकेको खानमा चिया सिया ल धन्यवाद छ, मेरो अब ठुलो रिसाइ सिएर अब यो कल्चर हो, मलाई चाहिँ अब सेवाग्राही र हजुर उस्तै लागेर यहाँको लागि मैले गरेको कर्तव्य निर्वाहको सिलसिलामा भएको अस्वाभाविक व्यवहारप्रति क्षमा याद गर्न चाहन्छु। कुन व्यवहार अब काममा के राम्रो छ फेयरनेस, काममा के राम्रो फेयरनेस हो, हिजोसम्म एउटा व्यक्तिले काम गर्थ्यो एक खालको हुन्थ्यो, अर्को व्यक्तिले काम गर्थ्यो अर्को खालको हुन्थ्यो, ठिक अब सूचना प्रविधिले काम गरेपछि के हुन्छ काममा युनिफर्म, काममा के गर्न युनिफर्मिटी, हिजोसम्म कामको क्वालिटी र क्वान्टिटी कुनै मेजर गर्न सकिँदैन थियो, आइसिटीले कामको क्वालिटी र क्वान्टिटी पनि के गर्छ, क्वालिटी र क्वान्टिटीको के गर्न कन्ट्रोल गर्न मेन्टेन गर्न, क्वालिटी र क्वान्टिटी के हुन्छ मेन्टेन हुन्छ, के को विकास के को सेवा, हिजोसम्म कसलाई कति खेर सेवा दियो कुनै अभिलेख थिएन, जो आयो सेवा लियो गयो, भोलि खोज्दा त कागजै भेट्दैन, फाइलै भेट्दैन, रजिस्टरै भेट्दैन, यहाँ चाहिँ रेकर्ड म्यानेजमेन्ट के हुन्छ अपडेट हुन्छ हो, रेकर्ड म्यानेजमेन्टलाई के गर्न अपडेट गर्न, रेकर्ड म्यानेजमेन्ट, ए साथी हो हेरौँ त कहीँनिर अप्ठ्यारो छ, कहीँनिर अप्ठ्यारो मलाई बताउनुहोस् कि सर यहाँनिर अप्ठ्यारो महसुस भइरहेको छ, हाम्रो देशमा धेरै सेवा प्रवाह धेरै विकास के को कारणले अल्झिएको छ, रेकर्ड रेकर्डै रेकर्ड नभेटेपछि राइट डिसिजन राइट टाइममा त्यस पछाडि प्रोसेसमा जाउँ, सूचना प्रविधिको प्रयोग नहुन्जेलसम्म सेवाग्राही झ्याल बाहिर सेवा प्रदायक कोठा भित्र, फाइल दिन्छ सर सर अला गर्नुहोस् एकछिन लेखिन्छु सर, आइसिटीको प्रयोग भयो भने अहिले कुनै सरलाई सर भन्नुपर्छ, प्लेनको टिकट किन्नु, बिजुलीको बिल तिर्न कसैलाई गुहार्नु पर्यो, म विराटनगरमा बिजुलीको बिल तिर्न 2.5 घन्टा लाइन लाग्छ, मेरो आमा मात्रै बस्नुहुन्छ, बिजुलीको बिलै 23,000 आइसकेको कति महिनादेखि, आमालाई बिजुलीको बिल तिर्न लगाउनु है, त्यो भाडा उठाएर बनेको त्यो भाडा उठाएर जम्मै बाँड्दै ठिक्क भयो, म गएको त बिल हेर्छु त अब लाइन काट्ने बेला पो भयो, गएको बिल तिर्न त लाइन हेर्छु 1.5 सयजना मोबाइल चलाउँदै बसिया छु पालो कतिखेर आउँछ, फेरि 2 बजेसम्म मात्रै लिने हो भन्ने डर, आफू ढिलो पुग्या छ, त्यहाँ पुग्दा मैले पढाएको विद्यार्थी देखेँ हुनुहुन्छ, अघिदेखि लाइनमा हुनुहुन्थ्यो, मैले भने 2.5 घन्टा मात्रै भयो, अब भन सरी सर मैले देखिनँ नभए मैले ठिकै छ मेरो काम पनि केही थिएन यही कामको लागि हो, आज त्यो अवस्था रह्यो, अर्थात् फिजिकल कन्ट्याक्ट लेस प्रोसेस, फिजिकल कन्ट्याक्ट लेस प्रोसेस, फिजिकल कन्ट्याक्ट लेस प्रोसेसको के गर्न स्थापना गर्न, फिजिकल कन्ट्याक्ट लेस प्रोसेस भयो भने के हुन्छ साधारण स्रोत र सेवाको न्यायपूर्ण वितरण हुन्छ कि हुँदैन, नभए त भन्सुनमा जान्छ कि जाँदैन हो। यसै क्या मुनि रिसोर्स सर्भिस एन्ड अपर्चुनिटीको जस्ट डिस्ट्रिब्युसन, रिसोर्स अपर्चुनिटी एन्ड सर्भिसको जस्ट डिस्ट्रिब्युसन। जतिखेर भौतिक सम्पर्कविहीन प्रक्रिया हुन्छ त्यतिखेर स्रोतको अवसरको र सेवाको न्यायपूर्ण के हुन्छ देखेर हुन्छ। यो अवस्था कसले ल्याउँछ? विद्युतीय शासन। हिजोसम्म जटिल प्रक्रिया थियो, ए यत्रा यत्रा फर्म भर्नु पर्थ्यो, आइसिटीको प्रयोग भएपछि उसले टक्क टक्क मागेको इन्फर्मेसन मात्रै के गर्नुपर्छ दिनुपर्छ, प्रक्रिया के हुन्छ सरल हुन्छ हो। अर्थात् एसओपी, एसओपी भने स्ट्यान्डर्ड अपरेसनल प्रोसिड्युरको निर्माण गर्नु, स्ट्यान्डर्ड अपरेसनल प्रोसिड्युरको के गर्न निर्माण गर्न कार्यान्वयन गर्न, अननेसेसरी प्रोसेसलाई रिमुभ गर्न, अननेसेसरी प्रोसेसको के गर्न रिमुभ गर्न, सिमिलर प्रोसेसलाई एक अर्कामा मिलाउन हो। हिजोसम्म तपाईँ फाइल छोडिदिनुभयो, त्यो फाइल कर्मचारीले ठम्क्याएर राख्नु, निर्णय पनि गरेन, तपाईँलाई जानकारी पनि दिएन, 15 दिनपछि जानुभयो तपाईँ खुसी भएर आज त मेरो काम भयो होला, त्यस पछाडि गएर ऊ फाइल हेर्छ, ए त्यो कागजै पुगेको छैन, 15 दिनपछि थाहा हुन्छ आफूलाई कि यो कागज पुगेको छैन। आइसिटीमा के हुन्छ हो, होइन नि प्रोसेसमै ट्याक क्लिक गर्छ कि यो सबमिट गर, यो सबमिट गर, यो सबमिट गर, नभए तिम्रो प्रक्रिया। अर्थात् आरआरपी, आरआरपी भनेको ऱ्यापिड रेस्पोन्स, के ऱ्यापिड रेस्पोन्स, के कारणले प्रक्रिया पुरा हुँदैन, तत्काल के गर्नु ऱ्यापिड रेस्पोन्स, ऱ्यापिड रेस्पोन्स भनेको मतलब प्रक्रियामा भएका त्रुटिहरूको बारेमा शीघ्र के गर्न रेस्पोन्स, फिडब्याक शीघ्र दिन्छ कि यो तपाईँको पुगेन है, यस कारण तपाईँको सबमिट हुन सक्दैन, हामी अनेबल छौँ है भन्छ कि भन्दैन, ऱ्यापिड रेस्पोन्स। तर म्यानुअल प्रोसेसमा के हुन्छ भने नो रेस्पोन्स हुन्छ, नो रेस्पोन्स भयो भने के हुन्छ डिले सर्भिस हुन्छ, डिले डेभलपमेन्ट हुन्छ। हेर्नु त ऱ्यापिड के गर्न रेस्पोन्स, पाँच पुग्यो यसको पनि, पाँच पाँच पाँच 15 त पुग्यो कि पुग्यो, अब यहाँ डिडीमा के हुन्छ डोर टु डोर सर्भिस डेलिभरी, डोर टु डोर एसडी, डोर टु डोर सर्भिस डेलिभरी। ठिक गयो कि गएन घर गरी सेवा, त्यस पछाडि डुर डु मोर विथ लेस, कम स्रोत जनशक्ति र समयमा धेरै सेवा के गर्न प्रभाव, ठिक डु मोर विथ लेस। हिजोसम्म 10 जनाले जति काम गरिदियो, आज एउटा एक्सकाभेटर ल्याइयो 2 घन्टामा सिद्ध्याइदियो हो, 10 दिन पनि कुर्नु परेन, 10 जना पनि चाहिए, डु मोर विथ लेस भनेको मतलब कम समयमा कम स्रोतबाट कम जनशक्तिद्वारा अधिक विकास निर्माण कार्यलाई के बनाउन सम्भव बनाउन, विकासमा आयो हुनु सक्दैन दिने, सेवामा आयो सेवा प्रवाहलाई सम्भव तुल्याउन नै दिने। ठिक त्यस पछाडि क्वालिटी कन्ट्रोल, क्वालिटी कन्ट्रोल, क्वालिटी कन्ट्रोल भनेको के, हिजोसम्म ल्याब थिएन हो, ल्याबको प्रयोग प्रयोगशालाको स्थापना भनेकै के हो आइसिटीको प्रयोग हो, कालो पत्रै गरियो, अलकत्रा र गिटीको कम्बिनेसन मिल्यो कि मिले, आँधी आँखाले छुट्याउन सकिँदैन हो। विकासको गुणस्तरको परीक्षण गर्न र गुणस्तर कायम गर्न सूचना प्रविधिले के गर्छ मद्दत गर्छ, जस्तै प्रयोगशालाको परीक्षण, एक्युरेट परीक्षण हुन्छ कि हुँदैन। त्यस पछाडि अर्को के गर्न, स्पिड मनीको कन्ट्रोल गर्छ। स्पिड मनी आज गएर नेटमा सर्च गर्छौ, वाट इज स्पिड मनी? कामको स्पिड बढाउनको लागि दिने अनुचित आर्थिक कारोबारलाई के भनिन्छ? स्पिड मनी। विद्युतीय शासनको प्रयोग भयो भने टोटल्ली स्पिड मनी के हुन्छ? कन्ट्रोल। स्पिड मनी कन्ट्रोल हुनु भनेको के हो? जनताको सेवाप्रति विकासप्रति के भन्नु हो? विश्वास यथार्थ काम हुने हो। अब डेभलपमेन्टमा सर्भिसमा एक्युरेसी कायम गर्नु, के गर्नु? एक्युरेसी। अर्को राइट टु इन्फर्मेसन आरटिआई इन्स्योर गर्नु। कोही मान्छे सेवा प्रवाहको विकासको बारेमा सूचना आयो, माग्न आयो भने ट्याक्कै वन क्लिक गर्छौँ, प्रिन्ट गरेर दिन्छौँ, लिएर जान्छ। सूचनाको हकको के गर्नु? सुनिश्चितता गर्नु। जरुरी छ कि छैन? हेर्नुहोस् त यसबाट कति फाइदा हुन्छ। अब यो सबै कुरा भयो अरे, यो सबै कुरा भयो के हुन्छ त? यो जम्मै कुरा भयो भने हुन्छ कि? यो जम्मै कुरा भयो भने करप्सन लेस कल्चरको विकास हुन्छ। करप्सन लेस कल्चरको के हुन्छ? विकास हुन्छ। हो, करप्सन लेस कल्चर भयो भने के हुन्छ? पिपुल्स सेटिस्फ्याक्सन बढ्छ। पिपुल्स सेटिस्फ्याक्सन, सेटिस्फ्याक्सन बढ्छ। पिपुल्स सेटिस्फ्याक्सन बढ्नु भनेको के हुनु हो? जी जी, गुड गभर्नेन्स इन्स्योर हुन्छ। सरकारको चाहना हो, नागरिकको इच्छा हो, हाम्रो उद्देश्य हो। विद्युतीय शासनले मात्रै यो कुरा हुन सक्छ। पुग्यो 25 वटा वार्ड? पुगेन 25 वटा वार्ड? 11 झर्दैन अब जसमा जे गरेर पनि, होइन मेरो कुरा, 11 झर्छ कि झर्दैन? अब तपाईँहरूलाई सामान्य एउटा जानकारीको लागि लेखाउनु त लेखाउँदैन, यो कमान्डो हो, जेनरल भए लेखाउँदैन। नेपालमा विद्युतीय शासनमा भएको अभ्यासहरू के छ हेरौँ त। अब अभ्यास के छ? अभ्यास के छ भन्दाखेरि सबैभन्दा पहिले नीतिगत व्यवस्था, संस्थागत व्यवस्था र कार्यक्रमगत व्यवस्था। नीतिमा सूचना प्रविधि नीति छ, विद्युतीय गुरु योजना बनेको छ, हो, विद्युतीय कारोबार ऐन बनेको छ, हो, साइबर क्राइम कन्ट्रोल ऐन बनेको छ, के भयो नीतिगत व्यवस्था। संस्थागत व्यवस्था के छ? सूचना सञ्चार तथा प्रविधि मन्त्रालय छ, आइटी डिपार्टमेन्ट छ, आइटी पार्क छ, जिआइडिसी छ। जिआइडिसी भनेको गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टर छ सिंहदरबारभित्र। कार्यक्रमहरू के छ? प्रत्येक कार्यालयमा डिजिटल एटेन्डेन्सको व्यवस्था गरेका छ। प्रत्येक कार्यालयमा वेबसाइटको निर्माण र सञ्चालन भएको छ। कार्यालय अनुसार फेसबुक पेज अथवा सोसियल नेटवर्किङहरूको प्रयोग बढेको छ। अनलाइन सेवाको विस्तार भइरहेको छ। डिजिटल इन्फर्मेसन बोर्डहरूको अभ्यासको थालनी भएको छ। प्लिक प्लिक बलिरहेको हुन्छ कि हुँदै? ट्राफिक लाइटको व्यवस्था भएको छ रोडमा, रोड सेक्युरिटीको लागि, हो, ई बिडिङको सुरुवात भएको छ, ई पेमेन्टको सुरुवात भएको छ, ई सेवाको सुरुवात भएको छ, हेलो सरकारको सुविधा छ, फ्याक्सिमल इन्टरनेटको टेलिफोनको प्रयोग बढेको छ, लेखिदिनुहोस् त। अनलाइन रजिस्ट्रेसन, टोकन प्रणाली, ई ट्याक्स, भन्सारमा हाँसी कुरा, निजामतीमा एमआइएस, जम्मै जति सम्झिनुहुन्छ जम्मै कार्यक्रम 8-10 वटा के गरिदिन्छौँ? लेखिदिन्छौँ। ई रिपोर्टिङ, ई मिटिङ, प्रधानमन्त्री बालुवाटारमा, मोदी दिल्लीमा, ट्याक्कै पाइपलाइनको के भयो? उद्घाटन। विद्युतीय शासन हो कि गभर्मेन्ट टु गभर्मेन्ट हो कि? भन्नु, आज पनि के थियो? हो, प्रधानमन्त्री एकदम पुरै हर्षित मुद्रा मन्त्रालय छिरेको म त्यतिखेर त्यही थिएँ। इष्टा मिला त मान्नुपर्छ, हो, गर्नु त गरेन केही पनि त इष्टा अब विद्युतीय शासनको कुनै कुरा आयो भने हामी बाँकी राख्छ के राख्छौँ राख्छौँ भने अझै बनाउँछु अझै जाने छु मैले. नेपालमा प्रब्लम के छ? नेपालमा प्रब्लम के छ? सबभन्दा पहिले संरचनाको के छ? अभाव छ हो. ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छैन. इन्टरनेटको क्वालिटी के छ? कमजोर छ. प्रविधि महँगो छ तर स्रोत के छ? सीमित छ. यो दक्ष जनशक्तिबाट मात्रै सञ्चालन हुन सक्छ तर त्यो लायकको दक्ष जनशक्ति हाम्रो देशमा उत्पादन हुन सकेको छैन. आइटी लिट्रेसी के छ? कमजोर छ. कर्मचारीले जानेर मात्रै भएन जनता पनि जान्नु के छ? जरुरी छ. यहाँ 65% मान्छे के छ? छ. त्यहाँ आइटी लिट्रेसीको कुरा गर्न मिल्छ? अनलाइन सिस्टम लगाए पनि फेरि घेर्न आउँछ अफिसमा. हिजोसम्म यस्तै हुन्थ्यो, तपाईँ आएर झन् नखडा गर्नुहुन्छ, खुरुप्प गर्नुहोस् भन्छ. म फसेको छु यस्तो पुरै. अनलाइन सिस्टम लगाएँ त लाइसेन्स प्राप्ति हुँदा ए बुढापाकाहरू त घेर्न आयो अफिस. हामी जान्दैनौँ कहाँ जाने के गर्ने. अनि म कार्यालय प्रमुखको ठोक्थ्यो जम्मैलाई, म्यानुअल पनि गर अनलाइन पनि गर. त्यसले त झन् विकृति ल्यायो र तिहारले तुरुन्तै बोलाइहाल्यो. के हो अफलाइन र अनलाइन दर्ता के हो? मैले उत्तर के दिएँ होला याद छ तपाईँ? मैले भने दर्ता भनेको दर्ता हो. कार्यालयमा आउने सेवा ग्राही हो. टाइमभित्र आएकोलाई मैले दर्ता गरेको छु. अनलाइन र अफलाइनको बारेमा म जानकार छैन. सम्बन्धित निकायमा सोध्नुहोस् ठिक. मेरो लागि सेवा ग्राही 65% जनता मात्रै के छ? साक्षर. त्यो मात्रै लाइसेन्स लिनुपर्छ भने कुनै कानुनमा लेखेको. अनि मैले अझै छ केही भन्नुपर्ने छैन सर, जानुहोस् भनौँ नि मैले. त्यस पछाडि विभागले चिठी लेखेँ, अनलाइन र अफलाइन भनेको के हो? डिजीले मलाई सोध्यो के भएको र मैले पनि केही भएको छैन. कार्यालयमा आउने जम्मै सेवाग्राही हो. अहिले मलाई अधिकार दिएको छ अधिकार प्राप्त अधिकारीले. दर्ता गर्ने, परीक्षा लिने र लाइसेन्स जारी गर्ने म गर्छु. तपाईँलाई अधिकार दिएको छ, डिजीले अधिकार दिएको छैन. अधिकार प्राप्त अधिकारीको हो म ठोक्छु. अनि फेरि लेखेर दिएछ, यो मितिदेखि हामी अनलाइनको सुरुवात पनि गऱ्यौँ तर जनतामा पूर्ण चेतना नभइसकेकोले अनलाइन बिना पनि कार्यालय समयमा आउनेलाई दर्ता गर्ने प्रावधानलाई अफलाइन भनिन्छ र अनलाइन टोकन लिएर आउनेलाई के भनिन्छ? अनलाइन भनिन्छ. अनि के यस्तो के हो सिस्टम लगाएर मात्रै हुँदैन, जनता पनि त्यसको के गरिदिनु पऱ्यो? युज गरिदिनु. त्यसको लागि सरकारले पूर्वाधारहरूको पनि के गरिदिनु पऱ्यो? निर्माण गरिदिनु पऱ्यो. जनशक्तिलाई पनि दक्ष बनाइदिनु पर्यो र कार्यालय स्तरमा कार्यविधिहरूको के गरिदिनु पर्यो? निर्माण गरिदिनु पर्यो. पुराना अभिलेखहरू जस्तै 2077 साललाई विद्युतीय शासनको सालको रूपमा घोषणा गरौँ न. जरुरी यो छ कि हाम्रो देशमा पर्यटन वर्ष 2076 जरुरी छैन कि? जरुरी के छ? विद्युतीय. प्रत्येक कार्यालयको पोका पोकीमा काम लाग्ने डकुमेन्ट चाहिँ कम्प्युटरमा उल्ले र त्यो सबै कार्यालयलाई निट एन्ड के बनाउने? क्लिन बनाउने, पेपरलेस बनाउने, अभियान चलाउने एकपल्ट. यसको लागि मोनिटरिङ इभ्यालुएसनको के छ? कमजोर व्यवस्था छ. यी यस्ता समस्याहरू छन् तपाईँहरूले हेर्न सक्नुहुन्छ. अर्को कुरा, कर्मचारीमा स्ट्याटस को छ? स्ट्याटस को भनेको यथास्थितिमा रमाउने बानी, चेन्जलाई रेसिस्ट गर्ने के छ? बानी छ. त्यसलाई प्रोत्साहन दिएर डन्टा लगाएर कर्मचारी चेन्ज कहिले हुँदैन देखिसक्यो. एकतिर रङ्गे हात पक्रिरहेको छ, अर्कोतिर खाना पनि बन्द गरेको छैन. त्यस कारण अब कर्मचारीलाई थकाएर प्रोत्साहन दिएर के गरेर? प्रोत्साहन दिएर. जसको कारणले टोटल्ली पेपरलेस हुन्छ त्यसलाई 3 महिनाको तलब के दिनेछ? बोनस दिनेछ. त्यसको लोभमा पनि हामी कार्यालयलाई के गर्छौँ? पेपरलेस गराउँछौँ. जनता होइन, लोकतन्त्रमा पनिसमेन्ट दिन पाएन. रिवार्ड एन्ड रिफर्म. रिवार्ड एन्ड के हो? रिफर्म. रिफर्म गर्न, रिफर्म गर्दै नगर्ने, रिफर्म गर. करप्सन कन्ट्रोल त 15 दिनमा हुन्छ त देशमा. कोही भ्रष्टाचारै गर्न पाउँदैन. किन? आइसिटी गरिदिउँ न, जम्मै क्यासलेस ट्रान्जेक्सन गरिदिउँ न, नगदको कारोबार गर्न नपाउने. सकियो त नि खेला त्यो, सक्यो कि सकियो? इच्छा कसको छ र यहाँ? गोकुल धाम अनि इच्छै नभएको. हेर्नुहोस् त तपाईँहरू, यो समस्या पनि लेख्न सक्नुहुन्छ, समाधान पनि लेख्न सक्नुहुन्छ. अब कुरा गर्छु म डिजिटल डिभाइड डिजिटल ग्याप भनेको दुई तिनवटा कुरा हो. सबभन्दा पहिलो कुरा त डिजिटल वर्ल्ड भनेको के हो भने कागज बिनाको संसार, पुरै संसार एउटै गाउँ, नेटवर्किङद्वारा शासनको सञ्चालन. डिजिटल शासन सञ्चालन गर्नको लागि, ई गभर्नेन्स सञ्चालन गर्नको लागि हामीसँग सबभन्दा पहिले भरपर्दो र सुरक्षित प्रणालीको के छ अभाव छ. सुरक्षित प्रणाली त हुनु पर्ने, प्रणाली छैन, सिस्टम बनाउनु डेभलप गर्न सकेको छैन. डेभलप भएका सिस्टमहरू पनि के छ इनसेक्योर छ. एउटा बाटो सिस्टमको विकास गर्न नसक्नु. अर्को इक्विपमेन्ट एन्ड टेक्नोलोजी के छ हामीसँग पर्याप्त छैन, हामी त्यसमा के छौँ परनिर्भर भएका छौँ. अर्को इन्स्टिट्युसनल एरेन्जमेन्ट, दुर्गम ठाउँमा एउटै कोठामा वडा कार्यालय सञ्चालन भएको छ, वडा अध्यक्ष त्यहाँ बस्ने हो कि, कम्प्युटर अपरेटर त्यहाँ बस्ने हो कि, वडा सचिव त्यहाँ बस्ने हो कि, संरचनै छैन, कम्प्युटरै छैन, लाइनै छैन. विद्युतीय शासनमा रहेका लुप होलहरूले के हुन् डिजिटल ग्याप. स्ट्यान्डर्ड प्रोसिडर छैन, इक्विपमेन्ट टेक्नोलोजी छैन, सेक्युर सिस्टम छैन, र पिपुलमा आइटी लिटरेसी के छ कम छ. यी ग्यापको कारणले हामी ई गभर्नेन्सलाई प्रवर्धन गर्न सकिराखेको छैन. द्याट इज डिजिटल के ग्याप. सबभन्दा पहिले त सरकारले प्रत्येक कार्यालयलाई, अहिले कोरोनाको हल्लाले कति सजिलो भएको छ, फेरि अब यिनले इलेक्ट्रोनिक एटेन्डेन्स बन्द गर्नु भएर पेपरमा हाजिरी गर्न थाकिहाल्नु, त्यहीँनिर एउटा सेन्सिटाइजर राखिदियो हुन्छ हो, त्यहीँनिर राख नि, एउटा पिचीको दिशा हात धुन्छ, त्यस पछाडि राख्छ, फेरि हात धुन्छ अनि जान्छ, अर्को आउँछ फेरि लिन्छ, हात धुन्छ राख्छ, अनि त्यो बन्दै गरिदिने, त्यसको विकल्प छैन. र अर्को ऊ निर्णय भइसक्यो, बिर हस्पिटलमा निर्णय भइसक्यो, जहाँ 1200-1500 के छ कर्मचारी छ, हाजिरी खातामा त 10 दिनको के रिन गर्दा कराउँछ हाजिरी खाता. सबभन्दा पहिले कठोर कानुन हुनु पर्यो, कार्यविधि हुनु पर्यो, दक्ष जनशक्ति हुनु पर्यो, र जनतामा सचेतना दिनु पर्यो, प्रविधि दिनु पर्यो, संयन्त्र बनाइदिनु पर्यो, सिस्टम विकास गरिदिनु पर्यो, र त्यो सिस्टम प्रयोगकर्तालाई प्रोत्साहनको पनि के गरिदिनु पर्यो व्यवस्था, अनि मात्र यो सिस्टम पूर्ण रूपमा के हुन्छ कार्यविधि नै छैन. प्रत्येक कार्यालयमा वेबसाइट छ, कहिले अपडेट गर्दैन, शर्मा भइसक्यो हाकिम, 15 दिन भइसक्यो, उसैको फोटो हुन्छ, उसैको टेलिफोन नम्बर हुन्छ, नागरिक प्रमाणपत्र भित्तामा उहिले झुन्डै आएको, दर रेट चेन्ज भइसक्यो, कमसेकम नागरिक प्रमाणपत्र होइन, अब डिजिटल सिटिजन चार्टर बनाऊ, प्रत्येक शाखामा ठुलो 75-इन्चको टेलिभिजन राखिदियो, त्यहाँको जिम्मेवार व्यक्तिको फोटो, निजामती ड्रेसवाला, टेलिफोन नम्बर, नाम, त्यो शाखाबाट हुने काम, पेस गर्नुपर्ने कागजात, लाग्ने दस्तुर, लाग्ने समय, सम्पर्क अधिकारी र तल त्यहाँ लेखिदियोस् न, फोटोमा देखिएको कर्मचारी कुर्सीमा नभेटिएन, वरपरको चिया दोकानमा देखिएन, कठारो समाप्ति, कुर्सीमा बेचारी, सेवा दिएर कार्यालयलाई समेत सहयोग गर्न अनुरोध गरिन्छ कार्यालयमा. अनि को सिटिजन चार्टर ल्याउँछ हो, केही हो, केही मेरो झोल्किनु पर्यो कि टक्क जाने एक ठाउँमा छ है नेपालमा. तपाईँहरू जानुभयो भने कहिले विश्वासै राख्दैन कि नेपालको अफिस हो, ललितपुरको नापी कार्यालय, प्रत्येक झ्यालमा टेलिभिजन छ. म एकदिन एउटा नक्सा निकाल्न गएँ 4:45, म त काम हुँदैन नेपालको काम त यही नै, तर मैले पनि कोही न कोही चिनेको होला यसो भन्छु, त्यहाँ गएँ, टेलिफोन नम्बर क्लिक्क बोलिरहेको थियो, त्यसमा मैले फोन गरेँ, म्याडम निक्लिन आँट्नुभएको थियो, भन्नु सर मै हो के थियो र, मैले भने हजुर अब बेला त जानुभयो, तर यसो मलाई सानो होइन सर, म भइहाल्छ आउनुहोस् त, 100 रुपियाँ दिनुहोस्, टक्क 100 रुपियाँको रसिद काटेर दियो, ट्याक ट्याक थिन्छु, एकै मिनटमा एक पन्ना प्रिन्ट गरेर सही गरेर 5 मिनट लागेन. म एकछिन फर्केर हेरेँ, फेरि हेरेँ, यो नेपालै हो, नेपालै हो रहेछ. हेर्नुहोस् बाबा, विद्युतीय शासनमा त्यति पावर हुन्छ, त्यति शीघ्र के हुन्छ सेवा, अब विद्युतीय शासन. त्यस पछाडि अबको कुरा विकेन्द्रित गर, विकेन्द्रीकरण भनेको के हो, त्यसलाई विकेन्द्रीकरण भन्छ. आज दुई तिनवटा कुरा जानेर जानु यसबाट. विकेन्द्रीकरण भनेको के हो, विकेन्द्रीकरण कति प्रकारको हुन्छ, विकेन्द्रीकरण गर्ने विधि र तरिकाहरू के हो, ठिक त्यो विधि तरिकामा दुईवटा चिजको फरक छुट्याउन जान्छ, अधिकार प्रत्यायोजन र अधिकार यी दुईटा मध्ये संघीयता कार्यान्वयनको लागि कुन बढी प्रभावकारी हुन्छ र किन, यो क्वेसनको एन्सर दिन आज सक्नुपर्छ। आजको क्वेसन यही हो एट द इन्ड अफ द सेसन। विकेन्द्रीकरण भनेको के हो र त्यस पछाडि लास्टमा एउटा क्वेसन, विकेन्द्रीकरण र संघीयता बिचको के भिन्न छ त्यो आज म सिकाउँछु। सबभन्दा पहिले विकेन्द्रीकरण भनेको के, यसलाई एउटा फिगरमा हेर्नु, यसलाई केमा हेर्नु, फिगरमा हेर्नु। यहाँ केन्द्रीय निकाय छ, केन्द्रीय के छ, निकाय छ। केन्द्रीय निकायमा काम, कर्तव्य, अधिकार, जिम्मेवारी, उत्तरदायित्व, स्रोत, साधन, यी सबै कुरा के हुन्छ, निहित हुन्छ। केन्द्रीय निकायमा निहित काम, कर्तव्य, अधिकार, जिम्मेवारी, उत्तरदायित्व, साधन, स्रोत, साधन स्रोत मातहतको निकाय, स्थानीय निकाय, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैर सरकारी क्षेत्रमा सुम्पिने कार्यलाई के भनिन्छ, विकेन्द्रीकरण। फरक एउटा सिकाइरहेको छु मैले, संघीयताले सरकारमा मात्रै के गर्छ, सुम्पिन्छ, तर यसले त निजी क्षेत्रमा पनि के गर्न सक्यो, अधिकार, जस्तै निजीकरण विकेन्द्रीकरणको एउटा तरिका हो कि होइन, हो। अब के भन्यो, केन्द्रीय निकायमा निहित काम कर्तव्य, केन्द्रीय निकायमा निहित काम कर्तव्य अधिकार जिम्मेवारी उत्तरदायित्व साधन स्रोत हो, मातहतको निकाय कमा मातहतको निकाय, प्रादेशिक निकाय, स्थानीय तहका सरकार, विषयगत कार्यालय, एवं सरकारभन्दा बाहिर रहेका निजी क्षेत्र र गैर सरकारी क्षेत्रमा सुम्पिने कार्यलाई, हस्तान्तरण गर्ने कार्यलाई विकेन्द्रीकरण भनिन्छ। अर्को प्याराग्राफमा यसमा फोर एफको के हुन्छ, हस्तान्तरण हुन्छ। कति एफ? फोर एफ। फोर एफ भनेको यसमा सबै चिज सँगै आएन भने, सबै चिज सँगै आएन भने ठुलो एप हुन्छ, के हुन्छ, फेल हुन्छ। हाम्रो देशमा भएकै तिनवटा चिज तल गयो, यो चिज तल जाँदै गयो, त्यस कारण विकेन्द्रीकरण के भयो, फेल भयो, र संघीयताको मान नभए हाम्रो देशमा विकेन्द्रीकरण इनफ थियो, संघीयता चाहिएकै। यसमा स्रोत, कार्य, कार्य गर्ने जनशक्ति, जनशक्ति र कार्य गर्ने संयन्त्र, संयन्त्रको के हुन्छ, अर्को लाइनमा यसले स्थानीय तहलाई स्रोत र अधिकार सम्पन्न बनाउँछ। स्रोत अधिकार सम्पन्न मान्छ साथै जनताको नजिकको निकायबाट सेवा र विकासको व्यवस्थापन हुने अवसर सेवा र विकासको व्यवस्थापन हुने अवसर सिर्जना गर्छ। अर्को प्याराग्राफमा विकेन्द्रीकरण मुख्य चार स्वरूपको हुन्छ। नम्बर क, राजनैतिक विकेन्द्रीकरण। राजनैतिक विकेन्द्रीकरणमा ड्यास दिएर भनिदिन्छ कानुन निर्माण गर्ने अधिकारको हस्तान्तरण। कानुन निर्माण गर्ने अधिकारको के हस्तान्तरण। नम्बर ख, आर्थिक राजस्वको अधिकारको हस्तान्तरण। खर्च गर्ने होइन, राजस्व अधिकार भनेको राजस्व व्यवस्थापन भन्दै उठाउने, खर्च गर्ने, परिचालन गर्ने सारा चिज यहाँ एक एक लाइनमा। राजस्व भनेको राजस्व सम्बन्धी निर्णय गर्ने, राजस्व उठाउने, सङ्कलन गर्ने, त्यसको के गर्ने, परिचालन गर्ने। ठिक। नम्बर गो, प्रशासनिक विकेन्द्रीकरण, ड्यास दिएर सेवा व्यवस्थापन सम्बन्धी निर्णय गर्ने अधिकार। सेवा व्यवस्थापन गर्ने निर्णयको हस्तान्तरण। नम्बर चार, बजार विकेन्द्रीकरण, नम्बर चार बजारके विकेन्द्रीकरण। बजार विकेन्द्रीकरण भनेको के हो? के बजार विकेन्द्रीकरण भन्छ त्यो भन्दा पनि यो बजार विकेन्द्रीकरण भनेको कुनै काम गर्नको लागि सामुदायिक क्षेत्र, नीति क्षेत्र सक्षम भइसकेको छ भने उक्त काम गर्ने अधिकार सो क्षेत्रलाई नै के गर्ने, हस्तान्तरण गर्ने। लेखिदिनुहोस् त, व्यवस्थापनको लागि सक्षम भएको क्षेत्रमा व्यवस्थापनको लागि सक्षम भएको क्षेत्रमा निजी क्षेत्र र सामुदायिक क्षेत्रलाई उक्त कार्यको जिम्मेवारी सुम्पिने, उक्त कार्यको जिम्मेवारी सुम्पिने। हामी परिचयमै छौँ, परिचयमै हामी स्वरूप पनि के गरौँ, विभिन्न विद्वानहरूको परिभाषा लेख्नुको सट्टा तपाईँले विकेन्द्रीकरणलाई राम्ररी के गरिदिनुहोस्, चिनाउनुहोस् कि विकेन्द्रीकरण खासमा यो हो, यसमा यतिवटा चिज के हुन्छ, हस्तान्तरण हुन्छ, यसले स्थानीय तहलाई स्रोत र अधिकार सम्पन्न बनाउने के लिएको हुन्छ, उद्देश्य लिएको हुन्छ, र यसको निम्न कतिवटा स्वरूप हुन्छ, चारवटा स्वरूप हुन्छ। त्यस पछाडि एउटा क्लोजिङ प्याराग्राफ, के को क्लोजिङ, परिचयको क्लोजिङ लेखिदिउँ त, विकेन्द्रीकरण लोकतन्त्रको आधार स्तम्भ हो, लोकतन्त्रको आधार स्तम्भ हो, यसले अधिकार र स्रोतको परिचालनमा, अधिकार र स्रोतको परिचालनमा जनसहभागिता बढाउँछ। साथै जनतालाई आफ्नो नजिकको निकायबाट सहज ढङ्गले सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्दछ। कन्टिन्यू विकेन्द्रीकरण, कन्टिन्यू भनेको प्याराग्राफ चेन्ज गर्नु, विकेन्द्रीकरण सबै तहको केन्द्रमा रहेको अधिकारलाई सबै तहको केन्द्रमा रहेको अधिकारलाई कार्य सम्पादन स्तरसम्म, कार्य सम्पादन स्तरसम्म पुर्याउने व्यवस्था यो विधि हो। यो सबै तहको सरकारमा चाहिन्छ हो, किन विकेन्द्रीकरणले के गर्छ, शक्तिको सरकारको विभिन्न तहमा के गर्छ, विभाजन गर्छ। विकेन्द्रीकरणले के गर्छ, विभिन्न तहको सरकारको केन्द्रमा रहेको अधिकारलाई कार्य सम्पादन स्तरमा पुर्याउँछ। जस्तै मेयरमा भएको अधिकारलाई वडा अध्यक्षमा पुर्याउने, वडा अध्यक्षमा भएको अधिकारलाई वडा सदस्यमा पुर्याउँछ। सबै तहको सरकारमा के चाहिन्छ, विकेन्द्रीकरण। विकेन्द्रीकरण बिना संहिता सफल हुन, यी चाहिँ परिचयका कुरा भयो, यी चाहिँ के भयो। त्यसै कारण विकेन्द्रीकरणलाई के भनिएको छ भने बेस्ट स्कुल अफ द डेमोक्रेसी, डिसेन्ट्रलाइजेसन इज द बेस्ट स्कुल अफ द डेमोक्रेसी। लोकतन्त्रको एउटा राम्रो संस्थागत विकास गर्ने पाठशाला नै के हो, विकेन्द्रीकरण। किन, जनताको नजिकमा पुर्याउँछ, जनताको सहभागिता बढाउँछ, र जनताले आफ्नो इच्छा अनुसार आफ्नै निकटको निकायबाट सेवा लिने अवसर के गर्छ, सिर्जना गर्छ। अब अर्को टाइटल बनाउँछु, विकेन्द्रीकरणको विधि र तरिका। विकेन्द्रीकरणको विधि र तरिका, यसमा म पहिले दुईटा तरिका पढाउँछु, त्यस पछाडि बाँकी दुईटा तरिका पढाउँछु। दुईटा तरिका हामी सँगै पढ्छौँ र टी फर्मेटमा पढ्छौँ, फरक स्टाइल, ठिक। तरिका कतिवटा छ, चारवटा, पहिले चारवटा तरिका लेखिदिनुहोस् त। डेलिगेसन, डेलिगेसन अधिकार प्रत्यायोजन, डिभोल्युसन अधिकारको निक्षेपण, डिकन्सन्ट्रेसन, डिकन्सन्ट्रेसन प्राइभेटाइजेसन। चारवटामा हाम्रो लागि मेजर टपिक दुईटा, एक एन दुई, किनभने यो फोर्थ पेपरमा पनि अधिकार प्रत्यायोजन र निक्षेपण राखेको छ। आज यही पढ्छौँ र सातवटा छोपलामा फरक छुट्याउन सक्षम भएर जान्छौँ। दुईटै हामी के पढ्छौँ, सँगै पढ्छौँ, ठिक छ। अब तपाईँहरूले एकतिर अधिकार प्रत्यायोजन, एकतिर अधिकार निक्षेपण, एकतिर अधिकार प्रत्यायोजन, एकतिर निक्षेपण, कति सजिलो टपिक छ आज थाहा पाउनु परिचय लेखिसकेपछि सातवटा फरक तपाईँहरू नन स्टप लेख्न सक्नुहुन्छ म लेख्छु कति प्याराग्राफ एक प्याराग्राफ तपाईँहरू लेख्नुहुन्छ कति बुझा सात बुझा अहिले लेख्नुहुन्छ कि केही छैन कि प्रत्यायुज प्रत्यायुज निक्षेप फेरि फिगर बनाउँछु म तपाईँहरू अहिले नलेख्नुहोस् पहिले बुझ्ने अनि के गर्ने यहाँ माथिल्लो निकाय हुन्छ उहाँ निकायमा के हुन्छ पदाधिकारी हुन्छ माथिल्लो निकाय वा पदाधिकारीमा निहित हुन्छ के काम हुन्छ कर्तव्य हुन्छ अधिकार हुन्छ जिम्मेवारी हुन्छ यसलाई तल्लो निकाय कहाँ तल्लो निकाय सुम्पिने कार्य पठाउने कार्य हस्तान्तरण गर्ने कार्य वा विधि के हो अधिकार यो लाइनमा कुनै दुविधा ठिक त्यस पछाडि यहाँनिर यहाँनिर यो माथिल्लो सेन्टेन्समै फरक छ यहाँ माथिल्लो निकायमा पदाधिकारी लेख्दैन के लेख्छ केन्द्रीय निकायमा केमा केन्द्रीय निकाय निहित काम कर्तव्य अधिकार जिम्मेवारी प्लस उत्तरदायित्व हो प्लस स्रोत साधन प्लस कानुनद्वारा यसमा एउटा चिज छु यसमा पूर्ण वा आंशिक रूपमा औपचारिक वा अनौपचारिक तरिकाले कसलाई तल्लो निकाय कानुनद्वारा तल्लो निकाय वा स्थानीय तहलाई स्थानीय तह वा तल्लो निकायमा सुम्पिने कार्य के भन्यो माथिल्लो निकाय वा पदाधिकारीमा निहित काम कर्तव्य अधिकार र जिम्मेवारी पूर्ण वा आंशिक औपचारिक वा अनौपचारिक तरिकाले तल्लो निकाय वा पदाधिकारी तल्लो निकाय वा पदाधिकारीमा सुम्पिने कार्यलाई के भनियो अधिकार अधिकार निक्षेपण भनेको केन्द्रीय निकायमा निहित काम कर्तव्य अधिकार जिम्मेवारी उत्तरदायित्व साधन स्रोत सहित कानुनद्वारा स्थानीय निकाय वा तल्लो तहमा हस्तान्तरण गर्ने कार्यलाई के भन्यो निजी फरक के छ प्रत्यायोजित अधिकारमा उत्तरदायित्वको प्रत्यायोजन हुँदैन जसले अधिकार प्रत्यायोजन गर्छ उत्तरदायित्व सोहीमा के हुन्छ निहित हुन्छ जस्तै सिडिओ एसपी गोली ठोक्ने अधिकार कसँग सिडिओसँग ठोक्ने काम कसले एसपीले कसरी मौखिक आदेशका भर औपचारिक भएन नि अनौपचारिक हो कि भयो सरतङ्गा नियन्त्रण भइराखेको छैन अवस्था जटिल बन्दै गइराखेको छ लु पानीको फोडा दिनुहोस् लाठी चार्ज गर्नुहोस् भएन भने घोडामुनि गोली ठोक्नुहोस् पछि निर्णय गरौँला भनेर आदेश दियो गोली ठोक्यो ड्याङ ड्याङ मान्छे मर्यो एसपी कार्यले घेर्न जाँदैन कहाँ जान्छ सिडिओ कार्य किन यो प्रत्यायोजित अधिकार प्रत्यायोजित अधिकारमा उत्तरदायित्व प्रत्यायोजन गर्ने निकायमै के हुन्छ निहित हुन्छ ठिक निक्षेपित अधिकारमा उत्तरदायित्व कार्य सम्पादन गर्ने निकायमा के हुन्छ यो पूर्ण वा आंशिक हुन्छ यो पूर्ण हुन्छ यो औपचारिक अनौपचारिक दुवै तरिकाले यो लिखित रूपमा औपचारिक रूपमा कानुनद्वारा यसको अनुगमन र मूल्याङ्कन प्रत्यायोजन गर्ने निकाय वा पदाधिकारीले गर्छ। यसको अनुगमन र मूल्याङ्कन प्रचलित कानुन बमोजिमको संयन्त्रद्वारा हुन्छ। यसमा प्रत्यायोजन गर्ने अधिकारीलाई विश्वास भएन, मन लागेन भने तत्काल त्यो अधिकार के लिन सक्छ? फिर्ता लिन सक्छ। यसमा अधिकार फिर्ता लिन कानुनको संशोधन, बदर वा के गर्नुपर्छ? खारेजी गर्नुपर्छ। यसको मुख्य उद्देश्य माथिल्लो निकायको कार्यबोझ कम गर्ने र तल्लो निकायलाई जिम्मेवार बनाउने हो। माथिल्लो निकायको कार्यबोझ के गर्ने? कम गर्ने र तल्लो निकायलाई के बनाउने? जिम्मेवार बनाउने। यसको मुख्य उद्देश्य स्थानीय तहलाई शक्ति स्रोत र अधिकार सम्पन्न बनाउने। तपाईँहरू आफै भन्नुहोस् सङ्घीयता कार्यान्वयनको लागि यो दुई विधिमध्ये कुन बढी उपयुक्त हुन्छ र किन? निक्षेपन। किन? निक्षेपनमा यो के छ? विशेषता छ। हेर्नुहोस् त एन्सर, म परिचय लेख्छु, तपाईँहरूले अब सात बुधा घरहरू अलिकति एनालाइटिकल पढाए कि अब टोटल्ली नोट बनाएर पढेर सम्भव छैन। एक लाइनको परिचय त जान्नु पर्यो कि परे? परिचय जानिसकेपछि अब फरक स्टाइलमा जानुहोस् त। यसमा उत्तरदायित्व प्रत्यायोजन हुँदैन। उत्तरदायित्व प्रत्यायोजन गर्ने निकाय वा पदाधिकारीमा के हुन्छ? निहित हुन्छ। यसमा उत्तरदायित्व कार्य सम्पादन गर्ने निकायमा के हुन्छ? हस्तान्तरण हुन्छ। यहाँ उत्तरदायित्व नहुने भएकोले पूर्ण रूपमा कार्यान्वयन नहुन पनि सक्छ। किन? साधन स्रोत दिएको हुँदैन। यहाँ उत्तरदायित्व र साधन स्रोत दुवै दिएकोले बाध्यात्मक रूपमा के हुन्छ? कार्यान्वयन हुन्छ कि हुँदैन? यहाँ त मेरो केटाको दुखाइ छ, उसको काम त्यो दिने हो, ठिक छ, रिक्स नलिने छोड्दो छोड्दो, तैँले तत्कालमा गर्ने हो, तत्कालमा गर्ने। यसमा बाध्यात्मक परिस्थिति हुँदैन। त्यसमा के हुन्छ? बाध्य। यसमा साधन स्रोत नदिएको हुनाले कर्मचारीको उत्प्रेरणा र मनोबल के हुन्छ? कम हुन्छ। यसमा साधन स्रोत दिएकोले उच्च मनोबल युक्त भएर कार्य के गर्छ? सम्पादन गर्छ। एउटै चिजले कुरा मिलो कि मिलेन? हो, अब टी फर्मेट दिएर अब लेख, यति बुझेपछि लेख्न सुरु गर्नुहोस्। अब त तपाईँहरूले भन्नुपर्ने हो कि होइन यो अब हामी घरमै लेख्छौँ, तर त्यो अवस्थाको सुनिश्चितता मैले देखेँ, धेरैको टाउको हल्लिएको देखेछु हो। जति मिठो गरी बुझाए पनि दिमागमा छिरेको छिर्दा पनि आजै नै छिर्छ, भोलिसम्म तयारी भएको एउटै परिचयले सबै थोके गरेको छ। यसमा साधन स्रोत पनि आउँछ, यसमा साधन स्रोत आउँदैन, यो कानुनद्वारा हुन्छ, त्यो लिखित वा मौखिक हुन्छ, यो पूर्ण हुन्छ, ऊ पूर्ण वा आंशिक हुन्छ, यसमा सीमा हुन्छ, यसमा सीमा हुँदैन। यसलाई जतिखेर बनाएको फिर्ता लिन सक्छ। यसमा फिर्ता लिन कानुनको के गर्नुपर्छ? बदर, खारेजी, संशोधन गर्नुपर्छ। त्यस कारण यसमा स्थायित्व हुन्छ, यसमा स्थायित्व हुँदैन। फरकै नभयो, छुट्याउन फरक कति छुट्याउनु मन लाग्छ? निर्वाचित प्रतिनिधि हुनैपछि जसलाई नै दिन सक्यो। प्रत्यायोजित अधिकारको एउटा उदाहरण दिनुहोस् त। दुई चार साल पहिले पासपोर्ट दिने अधिकार राजधानी विभागले जिल्ला प्रशासन कार्यालयमा के गरेको थियो? प्रत्यायोजन गरेको थियो। अहिले त्यो अधिकार के गर्यो? खोस्यो र राजधानी विभाग आफैले के गराएछ? पासपोर्ट बाँडेछ। जनताले केही समय त सुविधा जिल्लाबाट पाएको थियो कि थिएन? अहिले जनताले दुःख पाइराखेको छ, 45 दिन कुर्नु परेको छ, ट्याक्स धेरै बुझाउनु परेको छ। 7 दिनमा चाहियो 10,000, 1 दिनमा चाहियो 15,000, 45 दिनमा चाहियो 5,000। हेर्नुहोस् त, यो प्रत्यायोजित निक्षेपनको कुरा गर्ने हो भने कानुनद्वारा अहिले जुन संविधानमा अनुसूची 5, 6, 8 यो के हो? निक्षेपन। अब त्यो अधिकार कटौती गर्न सक्छ कसैले? कटौती गर्न सक्छ। यहाँ त संविधानले के गर्नु पर्यो? संशोधन। उदाहरण पनि जान्नुपर्छ, उदाहरण पनि के गर्नुपर्छ? यसको लेखिदिउँ त प्रति आइटमतिर पाँच पाँचवटा बुलेट म लेखाउँछु, माथि पाँच पाँचवटा श्रीमानहरूले कल्पना गर्नुहुन्छ घरमा आएको बेलुका अहिले मात्रै भात खानु। कानुन बनाएर जसलाई दिन सक्यो, कानुन बनाएर कसलाई दिन सक्यो, जसलाई दिन सक्यो, तर के बन्नु पर्यो, कानुन कसले बनाउने, व्यवस्थापिका संसद कानुनद्वारा बन्ने। अब यसमा लेखिदिनुहोस् त माथिल्लो निकाय वा पदाधिकारीमा, माथिल्लो निकाय वा पदाधिकारीमा निहित काम कर्तव्य अधिकार र जिम्मेवारी, काम कर्तव्य अधिकार र जिम्मेवारी पूर्ण वा आंशिक, पूर्ण वा आंशिक रूपमा, पूर्ण वा आंशिक रूपमा एवं औपचारिक वा अनौपचारिक तरिकाले, औपचारिक वा अनौपचारिक तरिकाले तल्लो निकाय वा पदाधिकारीलाई तल्लो निकाय वा पदाधिकारीलाई सुम्पिने कार्य, अधिकार प्रत्यायोजन हो। यतातिर केन्द्रीय निकायमा निहित, केन्द्रीय निकायमा निहित काम कर्तव्य र अधिकार, काम कर्तव्य अधिकार जिम्मेवारी, काम कर्तव्य अधिकार जिम्मेवारी उत्तरदायित्व साधन स्रोत सहित साधन स्रोत सहित स्थानीय तह वा तल्लो निकायमा, स्थानीय तह वा तल्लो निकायमा सुम्पिने कार्यलाई तल्लो लेखिसक्यो त माथि कानुनद्वारा लेखिएन भएको छैन, साधन स्रोत सहित कानुनद्वारा, साधन स्रोत सहित कानुनद्वारा स्थानीय तह वा तल्लो निकायमा सुम्पिने कार्यलाई अधिकार निक्षेपण गरिन्छ। ठिक, दोस्रो प्याराग्राफमा यतातिर प्रत्यायोजनतिर यसको मुख्य उद्देश्य माथिल्लो निकायको कार्यबोझ कम गर्ने, माथिल्लो निकायको कार्यबोझ कम गर्ने र तल्लो निकायलाई जिम्मेवार बनाउने रहेको हुन्छ, जिम्मेवार बनाउने यतातिर यसको मुख्य उद्देश्य, यसको मुख्य उद्देश्य स्थानीय निकायलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउने रहेको हुन्छ। तेस्रो प्याराग्राफमा जिम्मेवारी त लेख्ने, जिम्मेवारी भनेको के हो, रेस्पोन्सिबिलिटिज भनेको के हो, मेरो जिम्मेवारी के हो, मलाई पढाउन दिएको अधिकार छ, त्यो अधिकारलाई व्यवहारमा रूपान्तरण गरेर कार्य गर्ने के हो जिम्मेवारी। जिम्मेवारी भनेकै अधिकारलाई व्यवहारमा रूपान्तरण गरी तोकिएको कार्य के गर्नु, सम्पादन गर्नु। मेरो पढाइ राम्रो भएन, तपाईँहरू सन्तुष्ट हुनु भएन भने उत्तर कसले दिनु पर्छ? म्यानेजमेन्टले दिनुपर्छ। ठिक कुरा मिलौँ, यहाँ कन्फ्युजै नहुनुहोस् कि मैले पढाउ म पढाउन आउँदा नि टोटल्ली मेरो बेसमा आएको हुन्छु र एक्सर्साइज गरेर आएको हुन्छु। मैले भनेको छु कि मसँग जति सेन्टेन्स छ सबैको कहीँ न कहीँ प्रमाण छ। म जति सेन्टेन्स लेख्छु सबको मसँग प्रमाण छ, म बिना प्रमाण लेख्नेवाला छैन। म घोकेरै जानेको हो कि म जानेको के लोक सेवा हो, यो भोक सेवा हो कि भोक्ने ठोक्ने यहाँ बुझ्नु पर्छ। के बुझ्ने नेपाली भाषामा लेखेको छ भोक नै यहाँ लेखन बुझिरहनु पर्छ। हाकिम भनेपछि म नआउनेसम्मको लागि निमित्त कारणले प्रमुख भई कामकाज सञ्चालन गर्नु दिने अधिकार छ, अधिकार के हो प्रत्याय। अब यसमा तेस्रो प्याराग्राफमा के लेख्छौँ, तेस्रो प्याराग्राफ के लेख्छौँ, यसमा अन्तिम उत्तरदायित्व, यसमा अन्तिम उत्तरदायित्व प्रत्यायोजन गर्ने निकायमा पदाधिकारीमा, प्रत्यायोजन गर्ने निकायमा पदाधिकारी निहित हुन्छ। यसमा अन्तिम उत्तरदायित्व कार्य सम्पादन गर्ने निकायमा निहित हुन्छ। यसमा अन्तिम उत्तरदायित्व कार्य सम्पादन गर्ने निकायमा निहित हुन्छ। यतातिर यसमा बाध्यकारी कार्यान्वयन हुँदैन, यसमा कार्यान्वयन बाध्यकारी हुँदैन, यसमा कार्यान्वयन बाध्यकारी हुँदैन प्रत्यायोजनमा। हो स्वैच्छिक हो, गर्न मन लाग्यो गर्छ, गर्न मन लागे नभने गर्दैन। आदेश मान्दैछु गर्दैछु हजुर, तर बाध्यकारी चाहिँ हुँदैन। गरेर बिगार्नु भन्दा नगर्नु राम्रो हो कि होइन? हो मैले जानिनँ त मेरो क्षमताले भ्याएन, बरु फिर्ता गरिहाल्नुहोस् म गर्न भन्न त पाइयो नि। मेरो साधन स्रोत क्षमताले भ्याएन हजुर, यो काम यो कारणले गर्दा मबाट सम्भव सक्यो कि सक्यो, बाध्यकारी छ नि। यसमा कार्यान्वयन के हुन्छ, बाध्यकारी हुन्छ। प्रत्यायोजनतिर यसमा अनुगमन र मूल्याङ्कन, यसमा अनुगमन र मूल्याङ्कन प्रत्यायोजन गर्ने निकाय वा पदाधिकारीबाट हुन्छ। प्रत्यायोजन गर्ने निकाय वा पदाधिकारीबाट हुन्छ। यसमा कानुनद्वारा तोकिएको संयन्त्रद्वारा अनुगमन हुन्छ। प्रत्यायोजनतिर यसमा व्यवस्थापकीय स्वायत्तता हुँदैन, यसमा व्यवस्थापकीय स्वायत्तता हुँदैन। जस्तै कार्यविधि निर्देशिका निर्माण गर्न पाइँदैन, सकिएन भने जसले प्रत्यायोजन गरेको छ उसैसँग के माग्नुपर्छ, निर्देशन माग्नुपर्छ। यसमा व्यवस्थापक के हुन्छ, स्वायत्तता हुन्छ। कुन कुन कार्यविधि चाहियो, कुन कुन निर्देशिका चाहियो, आफै बनाऊ तर त्यसलाई के गर, कार्यान्वयन गर। कुरा त बुझ्दै हुनुहुन्छ। अर्कोमा प्रत्यायोजित अधिकार, प्रत्यायोजित अधिकार प्रत्यायोजन गर्ने निकायले चाहेको बेला सजिलै फिर्ता लिन सक्छ, सजिलै के लिन सक्छ, फिर्ता लिन सक्छ, निक्षेपित अधिकार फिर्ता लिन कानुनको संशोधन वा खारेजी गर्नुपर्छ। निक्षेपकतिर निक्षेपित अधिकार फिर्ता लिन कानुनको संशोधन वा खारेजी हुनुपर्छ। सातवटा पुगो पुगो होइन, बाँकी अझै तिन चारवटा अघिदेखि कराइरहेको छु म, तपाईँहरूले घरमा गएर यसलाई 11 पुर्याउने। मेबी क्वेसन अफ द इयर, या त फोर्थ पेपरमा या त थर्ड पेपरमा क्वेसन आयो, जहिले क्वेसन आउँछ यो अधिकार प्रत्यायोजन निक्षेपण बिचको प्रत्यायोजनका सीमा त्यही त छ, प्रत्याय सीमा हुन्छ यहाँ सीमा हो, प्रत्यायोजनका सीमा पाँचवटा छ। कानुनले उक्त पदाधिकारीले नै गर्न भनेको गर्न भने तोकेको काम प्रत्यायोजन गर्न मिल्दैन, एउटा दण्ड पुरस्कार सम्बन्धी अधिकारहरूलाई प्रत्यायोजन गर्न मिल्दैन, न्याय सम्बन्धी अधिकारहरूलाई प्रत्यायोजन गर्न मिल्दैन, कार्य सम्पादन मूल्याङ्कन सम्बन्धीको कार्यहरूलाई प्रत्यायोजन गर्न मिल्दैन। एकै काम मिल्दैन, कानुनले उक्त पदाधिकारीलाई नै गर्नुपर्ने भने तोकिएको काम प्रत्यायोजन गर्न मिल्दैन। दण्ड पुरस्कार सम्बन्धी निर्णय गर्ने अधिकार, न्यायिक निर्णयको अधिकार, कार्य सम्पादन मूल्याङ्कनको अधिकार, यी अधिकारहरू प्रत्यायोजन गर्न मिल्दैन। पाँचवटा यसका के छन् सीमा छ, चारवटा भयो, अर्को एउटा के छ मै बिर्से अब पालु के अधिकार प्रत्यायोजन गर्न मिल्दैन, न्याय भयो, दण्ड पुरस्कार भयो, कार्य सम्पादन मूल्याङ्कन भयो, जसलाई केही काम तिमीले गर भनेर कानुनले नै तोकेको काम दण्ड प्रत्यायोजित अधिकार पुनः प्रत्यायोजन गर्न, के प्रत्यायोजित अधिकार पुनः प्रत्यायोजन गर्न मिल्दैन। जस्तै मै वडाध्यक्षले मेयरले वडाध्यक्षलाई भनौँ कि आजदेखि यो सिफारिस मेयरको अधिकार थियो, गाउँ कार्यपालिकाले निर्णय गरेर अब यो काम जनतालाई सहज ढङ्गले वार्डबाटै दिनुहोस् है, अनि फेरि त्यो वडाध्यक्षले म त भ्याउँदिनँ है कार्यालय जान, अब मेरो सत्ता कार्यवाहक बनेर तपाईँ चाहिँ सही गर्नुहोस् यसमा भनौँ न, त्यो चाहिँ के हुन्छ अवैधानिक हुन्छ कि उसै राखे भन्ने, जसलाई प्रत्यायोजन गरेको छ उसैले गर्ने, उसले फेरि हल्यो हल्यो लगाउन यसरी। यसमा अलिकति तपाईँहरू घर लगाएर डिटेल पढ्नु, प्रत्यायोजन किन चाहिन्छ, प्रत्यायोजनका सिद्धान्तहरू छन् केहरू छन्, प्रत्यायोजनका सिद्धान्तहरू छन्, यी सबै चिज पढ्ने काम फोर्थ पेपरमा, किन फोर्थ पेपरमा टपिकै राख्यो अधिकार प्रत्यायोजन र के यहाँ त मात्रै विकेन्द्रीकरणको विधि, विकेन्द्रीकरणको के विधि। अब नम्बर तिन विधि पाइयो नि, किन पायो, यो अल्पकालीन हो यो दीर्घकालीन, यसमा स्थायित्व हुँदैन, यसमा के हुन्छ स्थायित्व, जे पनि लेख्न पाइयो यो लिखित मौखिक दुवै हुन्छ, यो लिखित मात्रै हुन्छ, यो पूर्ण वा आंशिक हुन्छ, यो पूर्ण मात्रै हुन्छ, यसमा साधन स्रोत हस्तान्तरण हुँदैन, यसमा साधन स्रोत अनिवार्य के हुन्छ हस्तान्तरण। त्यसैले 11 पुर्याउनुहोस् भनेको, जुन सजिलो सजिलो कुरा छ त्यसलाई अब कहाँ राखिदिने, तर जुन बुझिसकेकै के हो कुरा, अब हस्तान्तरण र निजीकरण देखाउने बाला छ, बुझाउने बाला छ। हस्तान्तरण भनेको के हो एउटा उदाहरण दिन्छु, त्यसैबाट स्पष्ट भयो। हिजोसम्म स्वास्थ्य चौकीको सञ्चालन कसले गर्थ्यो, स्वास्थ्य मन्त्रालयले गर्थ्यो। औषधि कति चाहियो, जनशक्ति कति चाहियो, इक्विपमेन्ट कुन कुन चाहियो, बेड के चाहियो, सबै स्वास्थ्य मन्त्रालयले विभाग मार्फत, विभागले निर्देशनालय मार्फत, निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य चौकीहरूमा के गर्थ्यो? पुर्याउँथ्यो। अहिले सरकारले एउटा कार्यविधि बनायो कि स्वास्थ्य संस्थाहरू स्थानीय तहमा के गर्ने? हस्तान्तरण गर्ने। अब स्वास्थ्य संस्थाको सञ्चालन व्यवस्थापन सबै स्थानीय सरकारले आफ्नो आवश्यकता अनुकूल गर्ने। हिजोसम्म केन्द्रीय निकायद्वारा सम्पादन भइरहेको थियो काम र सेवा, केही निश्चित सेवा र कामहरू स्थानीय तहको सरकारलाई, स्थानीय तहको निजी क्षेत्रलाई, स्थानीय तहको सामुदायिक क्षेत्रलाई, त्यसको सञ्चालन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सहित सदाको लागि उक्त कामको उत्पादन वितरण सञ्चालनमा स्वायत्तता दिएर उक्त कामै उसलाई के गरिदिने? हस्तान्तरण गरिदिने विधिलाई के भनिन्छ? डी कन्सल्ट हस्तान्तरण। जस्तैले स्थानीय सरकारलाई शिक्षा, स्वास्थ्य, कृषि सबै के भयो? हस्तान्तरण भयो। र सबै स्थानीय सरकारको मातहतमा एउटा एउटा कोठा लिएर कृषि शाखा, स्वास्थ्य शाखा बनेको छ कि चाहिँ? यो चाहिँ हस्तान्तरण। किन? किनभने जब मुलुकमा विकेन्द्रीकरण हुन्छ यसले दुईवटा सिद्धान्तको अवलम्बन गर्छ। प्रिन्सिपल अफ सब्सिडारिटी, प्रिन्सिपल अफ सब्सिडारिटी भनेको सन्निकटताको सिद्धान्त। यो भनेको के हो भने जनतालाई आवश्यक सेवा जनताले आफ्नो नजिकै निकायबाट सहज ढङ्गले के गर्न पाऊ? उपलब्ध गर्न पाऊ। त्यसको लागि केही निश्चित आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, यस्ता सेवाहरूको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा नै सदाको लागि हस्तान्तरण गर्नु नै के हो? यसमा म्यानेजरियल अटोनोमी हुन्छ। के हुन्छ? डिसिजनको अटोनोमी हुन्छ। हो, कति चाहियो सिद्धान्त टक्क निर्णय गर्छ। हिजोसम्म नचाहिँदा पनि बोराका बोरा जान्थ्यो र के हुन्थ्यो? एक्सपायर हुन्थ्यो। अब एक्सपायर हुनेवाला आवश्यकता अनुसार सेवा के गर्न? प्रवाह गर्न। केही निश्चित सेवाहरू आधारभूत आवश्यकताका विषयहरू स्थानीय तहलाई नै के दिने? जिम्मा दिने र स्थानीय तहबाट नै व्यवस्थापन गरी जन आवश्यकता अनुसार प्रवाह गर्न यो विधिको अवलम्बन गरे। अर्को विधि त तपाईँलाई थाहै छ, निजीकरण। के अरे? निजीकरण। जब मुलुक उदारवाद नीतिको अवलम्बन गर्यो 2049 सालपछि अनि सरकारको अर्थतन्त्रमाथि नियन्त्रण के भयो? कम भयो र सरकार कोर कार्यमा सीमित भयो। कुन कार्यमा? कोर कार्य। कोर कार्य 5-6 वटा काम छ। कुन कुन कार्य हो कोर कार्य? मलाई सोध्ने हो भने त जम्मा जम्मी 3 कार्य मात्रै कोर कार्य हो। फोरेन्सिक, करेन्सी एन्ड सेक्युरिटी हो, परराष्ट्रको मामला, मुद्राको व्यवस्थापन र सुरक्षा व्यवस्थापन। यो 3 काम केन्द्रीय सरकारले राख्ने र अरू जम्मै काम स्थानीय सरकारलाई के गर्ने? दिने। बल्ल संघीयता अधिकेन्द्रीकरण के हुन्छ? सफल हुन्छ। यहाँ त जम्मै काम सरकारले, गाउँमा 1.5 लाखको मन्दिर पनि योजना आयोगकै रातो किताबमा लेखिनु पर्छ। कस्तो विकेन्द्रीकरण हो? के गोजीमै योजना छ माननीय, चट्ट गएर उपाध्यक्षलाई दिन्छ, ए उपाध्यक्ष म तपाईँको निर्वाचन क्षेत्रै जान पाउने भएन, यो 5 मन्दिर त हालिदिनै पर्यो, 2 मस्जिद त हालिदिनै पर्यो, आफ्नै पार्टीको नगरिदिँदा फेरि आलोचना होला भनेर प्याक प्याक प्याकको रातो किताबमा के गरिदिएछ? राखिदिएछ। त्यो होइन, कोर काम अब सरकारले गर्ने, नन कोर कार्य डेभलपमेन्ट वर्क भयो, सर्भिस डेलिभरीको वर्क भयो, प्रोडक्सनको वर्क भयो, हो ट्रेडका कुराहरू भए, त्यसमा अब निजी क्षेत्रहरूको के गराउने? सहभागिता गराउने। त्यही त टेलिकमलाई के गरियो? निजी क्षेत्रलाई। आयल निगमलाई संस्थान मार्फत के गराइयो? सञ्चालन गराइयो। र सरकारको त्यहाँ फेसिलिटेटरको भूमिका, मोनिटरको भूमिका, रेगुलेटरको भूमिका, त्यसले अनाहक मूल्य लिन्छ कि भनेर मूल्य निर्धारण समितिमा सरकारले के प्रतिनिधि? अब निजीकरण, विकेन्द्रीकरण गर्ने विधि कतिवटा? 4। एउटा प्रत्यायोजन, दैनिक कार्यमा सहजता ल्याउन, सेवा प्रवाहलाई स्थानीय तहसम्म पुर्याउन, प्रशासनिक कार्यमा सुगमता ल्याउन, प्रत्यायोजन। ठिक, स्थानीय निकायलाई अधिकार स्रोत शक्ति सम्पन्न बनाउन, स्थानीय तहलाई निर्णय गर्न सक्षम बनाउन निक्षेपण, स्थानीय तहलाई नै स्थानीय सेवाको व्यवस्थापनको लागि जिम्मेवार बनाउन डिकन्सन्ट्रेसन, निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न निजीकरण जस्ता औजारहरूको, टुल्सहरूको, विधिहरूको विकेन्द्रीकरणले के गरेको छ, प्रयोग गर्दै आएको अवस्था र एउटा पैसा डिभोल्युसनमा कस्तो हुन्छ भने साधन स्रोत अधिकार उत्तरदायित्व दियो, यो अधिकार कानुन संशोधन गरेर कानुनमा बढोत्तरी गरेर यसमा थप पनि हुनसक्छ, यसमा के हुनसक्छ, घट पनि हुनसक्छ। तर हस्तान्तरण एकपल्ट जुन अधिकार भइसक्यो त्यसमा सरकारले अब कुनै हस्तक्षेप गर्ने होला, त्यसमा यदि कम्पनी कुनै घाटामा जान थाल्यो भने कहिलेकाहीँ अनुदान चाहिँ के गर्न सक्छ, स्वामित्व नै हस्तान्तरण गर्यो। यसमा कहिलेकाहीँ निक्षेपित अधिकारको प्रयोग भएन भने सरकार मुख टाकेर बस्नेवाला छैन। त्यसकारण हस्तान्तरण गर्नुभन्दा पूर्व त्यो सक्षम भयो कि भएन भनेर के गरिन्छ, एनालाइसिस गरिन्छ। हो यसमा खास गरी राजनैतिक अधिकार केमा निक्षेपन निर्णयको अधिकार, यसमा प्रशासनिक अधिकार, यसमा चाहिँ सेवा सङ्गम, हस्तान्तरणमा कुन सेवासँगको अधिकारहरू के गरिन्छ, प्रकाशन के हस्तान्तरण गरिन्छ, सुनिदिन्छ। एउटा क्वेसन लेख्नुहोस् त सर, यो प्रदेश यो विकेन्द्रीकरणमा हाम्रो प्रदेश प्रदेश हाम्रो साथ किन आएन, कम्नु भने भइहाल्यो। संविधानद्वारा नै शक्तिको विभिन्न सरकारमा विभाजन गरिएको शासन प्रणाली के हो, संविधान ठिक, प्रत्येक तहको सरकारको केन्द्रमा रहेको शक्ति अधिकार स्रोतलाई कार्य सम्पादन स्तरसम्म पुर्याउने व्यवस्थापकीय विधिको नाम के हो, विकेन्द्रीकरण। संघीयताले सरकारको विकेन्द्रीकरण गर्छ, विकेन्द्रीकरणले प्रत्येक तहको सरकारको केन्द्रीय शक्तिलाई स्थानीय तहसम्म पुर्याउने, तल्लो तहसम्म पुर्याउने व्यवस्थापन गर्छ। संघीयतामा तहहरू स्वायत्त हुन्छ, विकेन्द्रीकरणमा तहहरू स्वायत्त मातहतको निकाय बनाएको छ। प्रदेश पनि केन्द्रीय तहको के हो, मातहतको निकाय, मातहतको के हो, निकाय हो। प्रदेशलाई पनि मातहत भनेको केन्द्रीय तहमा रहेको आफ्ना मातहत, मातहतमा के पर्यो, अब प्रदेश पर्यो, जिल्ला पर्यो, स्थानीय पर्यो, हो निजी क्षेत्र पर्यो, सामुदायिक क्षेत्र पर्यो, गैर सरकारी क्षेत्र पर्यो, मातहत भयो। एउटै शब्दले सबैलाई के गर्यो, केन्द्रीय निकायको मातहत। प्रदेशको मुख्य काम त संविधानको धारा के अरे संविधानको अनुसूची छमा लेखेको छ कि छैन, प्रदेशको काम हो प्रदेश स्तरमा इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट, एग्रिकल्चर डेभलपमेन्ट गर्ने, इम्प्लोइमेन्ट जेनेरेसन गर्ने र नागरिकको जीवन स्तरमा के ल्याउने, सुधार, कोअर्डिनेसन, कोअर्डिनेसन फेसिलिटेसन। हुन त हाम्रो देशमा 28 मुलुकमा संघीयता छ, विश्वमा 27 मुलुकमा दुई तहको सरकार छ, तर हाम्रो देश जहाँ लोनबाट चल्छ शासन यहाँ 3 तहको सरकार छ। त्यही भनेको मैले संघीयता त लागू भइसक्यो, नभए योभन्दा पहिले एउटा चर्चित क्वेसन थियो, 2-3 हामीले पढायौँ, नेपालमा संघीयता आवश्यक छ कि छैन, यदि संघीयता कार्यान्वयन गर्ने पर्यो भने यसको स्वरूप कस्तो हुँदा उपयुक्त हुन्छ। त्यतिखेर मैले प्रत्येक सब विद्यार्थीलाई पढाएको थिएँ कि नेपालमा यदि संघीयता एक त चाहिएकै छैन, विकेन्द्रीकरणमा जोड गरौँ, स्थानीय तहलाई सक्षम बनाउँ, अधिकार सम्पन्न बनाऊँ, यदि संहितामा जानै पर्ने बाध्यता आयो भने बढीमा 2 तहको सरकार, सङ्घीय सरकार र स्थानीय सरकार, यदि प्रदेशमा जानै पर्ने बाध्यता आयो भने बढीमा 3 प्रदेश, पूर्व नेपाल, मध्य नेपाल र पश्चिम नेपाल। प्रत्येक प्रदेशको झन्डा नेपाली, भाषा नेपाली, राष्ट्रगान नेपाली, यो इष्ट कोरिया अनि के दक्षिण कोरिया, उत्तर कोरिया छ कि चाहिँ, इस्ट बङ्गाल, वेस्ट बङ्गाल छ कि चाहिँ, दुईवटा देशै एउटै नामले सञ्चालित छ भने हाम्रो देशभित्र नेपालकै नामले 3 प्रदेश विभाजन हुँदा के हुन्छ, र प्रत्येक प्रदेशको विभाजन हिमाल पहाडमा तराईको सम्मिश्रण हुने भाइ, अर्थात् धोतीदेखि टोपीसम्म चल्थे भाइ, अनि बल्ल के हुन्छ विभिन्नता हुन्छ। अहिले एकछिनको लागि मानौँ, दुई नम्बर प्रदेशले जुन साजिस गर्न खोजेका थियो मेचीदेखि महाकालीसम्म दुई नम्बर प्रदेश हुनुपर्छ हो, दुई नम्बर प्रदेशलाई त्यो क्षेत्र दिएको भए भने जम्मै ठुला ठुला भन्सारको नाका कहाँ पर्थ्यो, दुई नम्बरमा पर्थ्यो। उसले आत्मनिर्णयको अधिकार मागेको थियो, त्यो दिएको भए उसले लोकल ट्याक्स लिन्थ्यो, त्यहाँबाट पार आउनको लागि फेरि पहाड सरकारले ट्याक्स लिन्थ्यो, त्यस पछाडि हिमाल सरकारको जनताले त्रिवल ट्याक्स, मधेसको ट्याक्स, पहाडको ट्याक्स, हिमालको ट्याक्स। अहिले एक केजी चिनी 120 रुपियाँमा पाउँछ भने त्यतिखेर 360 रुपियाँमा पाउँथ्यो। नेपाल त अन्तर्निर्भरता छ, हिमालमा जडीबुटी छ, पर्यटन छ, तर उत्पादनको जमिन के छ, कम छ, भौगोलिक विकटता छ, पूर्वाधार छैन, रोजगारी छैन, त्यहाँको जीवन के छ, कष्टकर छ, त्यो पहाडमा आश्रित छ, पहाडमा फलफुल छ, प्राकृतिक स्रोत छ, मधेस अन्नको भण्डार हो, यो सबै सबैतिर जाने आउने सहज वातावरण सहित र नेसनल हार्मोनी नबिग्रिने गरी सङ्घीयता कार्यान्वयन गर्नु के छ, जरुरी छ भनेर कोही त्यतिखेर सिकाउँथ्यो। र त्यतिखेर भन्थ्यो म कि सङ्घमा जम्मा जम्मी कतिवटा अधिकार, तिन, फरेन्सी करेन्सी एन्ड सेक्युरिटी। सङ्घमा बढीमा सात मन्त्रालय, कति मन्त्रालय, सात। किन मन्त्री चाहियो हामी कहाँ 25 वटा? स्थानीय विकास मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सहरी विकास मन्त्रालय, तिन चाहिँलाई मर्ज गरेर विकास मन्त्रालय बनायो हुन्न, साझा संयन्त्र बनायो हुन्न। अहिले जसको पावर छ एउटै गाउँपालिका, सहरी विकासले पनि ड्रेनमै पैसा दिएको छ, पूर्वाधार विकासले पनि ड्रेनमै पैसा दिएको छ, स्थानीय विकासको बजेट पनि ड्रेनमै लगाएको छ, त्यही ड्रेनलाई तिन ठाउँमा फोटो खिचेको छ, फाइल बनाएको छ, सहरी विकासमा एकतिर फर्छट भइरहेको छ, पूर्वाधार विकासमा एकतिर फर्छट भइरहेको छ, कहीँ डाटा सिस्टम छैन, फर्छट भयो सकियो त, डुप्लिकेसन छ, ओभरल्यापिङ छ, त्यस कारण साझा संयन्त्रहरू, कुन संयन्त्रहरू, हेर्नुहोस् त एउटै विकास गर्ने मन्त्रालय कतिवटा, पूर्वाधार विकास मन्त्रालय भएपछि सहरी विकास मन्त्रालय किन चाहियो भनेको, खाने पानी मन्त्रालय किन चाहियो, पूर्वाधार विकास, पूर्वाधार खाने पानीभित्र पर्दैन, पर्छ कि पर्दैन, सिंचाई मन्त्रालय किन चाहियो, विकासको लागि एउटा साझा मन्त्रालय बनाऊ न, तर सक्षम बनाऊ न, बरु महाशाखाहरू राखौँ न, महाशाखामा विज्ञहरू राखौँ न, महाशाखालाई अधिकार सम्पन्न बनाउन, यहाँ त मन्त्री माथि के छ, मन्त्री छ सर, कर्मचारी मुखी हुन्छ भनेर। अनि अर्को कुरा, अस्तिसम्म त दुईवटा मन्त्रालय थियो, कृषि मन्त्रालय एकतिर, पशु पक्षी मन्त्रालय एकतिर, झगडा भयो मन्त्रालय, दुईवटा सचिवको बिच माछा कसको पशुले भन्ने मेरो, पशु पक्षीले मेरो, कृषिले भन्ने मेरो, त्यस पछाडि निर्णय भयो क्याबिनेटमा हो, जीव भएको जम्मै पशु पक्षी, जीव नभएको जम्मै कृषि, अनि बल्लको द्वन्द के भयो, देश साँच्चै यदि देशप्रति हामी प्रेमी छौँ भने मन्त्रालय सातवटा राखे हुने, सेनाको सङ्ख्या घटाए हुन्न, नेपालमा सेना चाहिएको छ कि अनुसन्धान गर्ने निकाय चाहिएको छ, औद्योगिक सुरक्षा गर्ने निकाय चाहिएको छ, सीमा सुरक्षा गर्ने निकाय चाहिएको छ, इन्जिनियर भर्ना गरौँ न, इन्जिनियर बिना मुलुक बन्दै, एउटा इन्जिनियर पढ्न 20 लाख खर्च हुन्छ, बिबिएस गर्न कति खर्च हुन्छ, 4 लाख 5 लाख, सरकारी टिममा पढ्यो भने 50,000, दुइटैको तलब एउटै राखिएको छ, त्यो स्किल म्यान पावर हो, बिबिए गरेको मान्छे म के हो, अनस्किल्ड म्यान पावर हो, 35,000 एउटा इन्जिनियर अधिकृत सर तलब खाएर 5 करोडको आयोजना ह्यान्डल गर्छ अनि बाँकी राख्छ, यस सरकार कमसेकम उसको क्षमताको त मूल्य देऊ न, एउटा एमबिबिएस डाक्टर 60 लाख त राज्यले तोकिदिया छ, पढेर आउँछ उसको सेलेरी छ 35,000, आयो या त सरकारले फ्रीमा पढाइदिनु पर्यो कि पऱ्यो, इबिएस बिबिएस पढ्न कति दिन लाग्छ, 13,39, फेरि जाँच दिन्छु मोटाभोट पास हुन्छ, केही लेख्यो के लेखेर आफैलाई थाहा छ, एमबिबिएसमा त्यस्तो पास हुन्छ, दुईटै दक्ष जनशक्ति र अर्धदक्ष जनशक्तिको एउटै भ्यालुएसन छ कि चाहिँ कमसे कम सिपको मूल्य हो त्यस पछाडि त्यसलाई केमा लगाऊ हो यो हो सङ्घीयताको मोडेल तिनवटा प्रदेश कतिवटा प्रदेश पूर्व नेपाल मध्य नेपाल पश्चिम नेपाल सबै प्रदेशको झन्डा नेपाली सबै प्रदेशको भाषा नेपाली ठिक राष्ट्रियतामाथि खेलवाड गर्ने गरी कुनै जनताले सङ्घीयतामा जान चाहेको पहिले नेपाल त्यस पछाडि मधेस नेपाल समृद्ध भयो भने मधेसलाई छोडेर समृद्ध हुन सक्दैन किनभने आधा जनसङ्ख्या कहाँ छ मधेसमा छ त्यस कारण एक मधेस स्वतन्त्र देश अस्तित्वविहीन कुरा हो कुन कुरा हो सबभन्दा पहिले नेपाल त्यस पछाडि नेपालभित्र के मधेस सङ्घीयता हुनु पर्थ्यो यस्तो तर गर्ने यहाँ त विद्वानै विद्वान सङ्घीय शासनको अभ्यास भएको तेस्रो वर्षमा छ आजसम्म सङ्घीय निजामती सेवा ऐन आएको छ सङ्घीयतामा मुलुक जान्छ भनेर यो ऐन पहिले बनाउनु पर्छ कि पर्दैन ऐन भनेको पूर्वाधार हो कि होइन जहाँ देशकै नाम छ कानुन मन्त्रालय हाम्रो देशमा कुन मन्त्रालय छ कानुन के काम छ कानुन मन्त्रालय जहाँ छ कानुन त्यही कानुन छ यति ठुलो जन्तीको टोली हामीले पालेका छौँ 275 जना मान्ने यत्रो भूगोल भएको देश नेपालको तुलनामा इन्डिया कति गुणा ठुलो छ त्यहाँ जम्मा जम्मी 562 जना छ यही हिसाबको दर ल्यायो भने त्यहाँ कति हुनु पर्थ्यो पढ्छ कुनै हल हेर्नुहोस् त हालत इन्डिया त्यत्रो ठुलो देश छ यति मन्त्री छैन यहाँ 22-23 जना हाम्रो देशमा हेर्नुहोस् त कमसे कम मन्त्रालयको सङ्ख्या र मन्त्रीको सङ्ख्या के गर्नु पर्यो र विज्ञहरूको के गर्नु पर्यो व्यवस्था हो त्यही नै भन्नुहोस् त यहाँ त पैसा ठिक पनि भयो नि त्यो बाटो पालामा यस्तै छ त्यस कारण एउटा क्वेसन भन्दै थियो त्यो पनि फेरि लेखिदिनुहोस् त विकेन्द्रीकरण र सङ्घीयता विकेन्द्रीकरण र सङ्घीयता बिच भएको भिन्नताहरू उल्लेख गर्दै सङ्घीयतामा विकेन्द्रीकरणको औचित्यबारे प्रकाश पार्नुहोस् सङ्घीयतामा विकेन्द्रीकरणको औचित्यमाथि प्रकाश पार्नुहोस् भोलि विकासको जति छ टुक्रे टपिकहरू बाँकी छ सबभन्दा पहिले यो क्वेसन छलफल गर्छौँ त्यस पछाडि हामी एउटा टपिक बडा इम्पोर्टेन्ट छ साझेदारी विकास अर्को सामुदायिक आधारित विकास अर्को कुन कुन विकास छ एक दुईवटा अझै बाँकी छ है कुन कुन शान्ति द्वन्द्व सम्मेलन तिनवटा चिज बाँकी